तुम ऐसे थे वैसे थे, ऐसे वैसे कैसे कैसे हो गए, कैसे कैसे ऐसे वैसे हो गए। इसलिए जो शख्स तौबा कर ले उसके माजी को सामने के सामने या पीठ पीछे भी याद नहीं दिलाना चाहिए, किसी से कहना भी नहीं चाहिए कि पहले ये ऐसा था अब ये ऐसा हो गया। आप खुद ही कह रहे हैं पहले ऐसा था ना, अब तो अल्लाह ताला उसकी युबदिलुल्लाहु सय्यिआतिहिम हसनात, जब सच्ची तौबा कर ली अल्लाह ताला उसकी बुराइयों को नेकियों से बदल दिया। सुभान अल्लाह, ऐसे प्यारे अल्लाह ताला जो सच्ची तौबा कर लेता है गुनाहों से, सारी सारी बुराइयों को अल्लाह उसकी नेकियों से बदल देते हैं। मतलब सच्ची तौबा हो, बिल्कुल सच्ची सच्ची और पक्की हो। हाँ, तौबा टूट सकती है, इंसान है, बशर है, बशर में शर लगा हुआ है, बशर में सर लगा हुआ, शर लगा हुआ है। इंसान में भी, इंसान जो है निसियान से निकला है, यानी भूल सकता है, कभी शैतान हावी हो गया, माहौल, मुआशरा, खानदान वाले, मुआशरे वाले फिसल सकता है, मगर सच्चा मोमिन जो होता है वो खानदान और मुआशरे वालों की वजह से गुनाह नहीं करता, बल्कि वो हिम्मत करके इस्तेकामत के साथ जमा रहता है, मगर मुआशरे वालों से, खानदान वालों से बदतमीजी नहीं करता, मगर उनके साथ गुनाहों के अंदर म्यूजिक में, गानों में, फेसबुक में, यूट्यूब में, मूवी में, कैमरों में, टेलीविजन देखने में उनके साथ शिरकत नहीं करता, मगर उनको हकीर भी नहीं समझता। इसलिए हम सब लोग बैठे बैठे सच्ची तौबा कर लें चार शर्तों के साथ, अल्लाह के प्यारे बन जाएंगे। जो मस्तूरात माएँ बहनें बेटियां सुन रही हैं, माशाल्लाह बड़ी दूर दूर से आई हैं, हजरत वाला की क्योंकि निस्बत लगी है, बड़ों की निस्बत, बहुत बड़े वलियों के सरदार थे आरिफ बिल्ला शेख उल आलम अजम हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह, वलियों के सरदार, बड़े बड़े तबलीगी उलमा, बिनोई टाउन के उलमा, दारुलूम के कराची के उलमा, तबलीगी मराकज के उलमा, रावण के बड़े बड़े उलमा, बांग्लादेश के मरकज के उलमा, सब हजरत वाला से दुआएं लेने आते थे और हजरत वाला भी उनसे भी दुआएं लेते थे। तो बता रहा हूँ ये अकाबरीन, ये औली अल्लाह की दुआएं, ये उलमाए कराम की दुआएं बहुत असर रखती हैं। तो इनकी सोहबतों से लाखों की जिंदगियां बदली, करोड़ों की जिंदगियां बदल ली हैं। तबलीगी जमात की मेहनत, मदारिस की मेहनत, खानकाहों की मेहनत, माशाल्लाह सब मेहनतें हैं, तो लोगों की जिंदगी बदल रही है। तो जब कोई सच्ची तौबा कर ले ना, उसको पुराना माजी याद नहीं दिलाना चाहिए। इसी तरह कोई औरत वो बेपर्दा घूमती थी, अब किसी का बयान सुन लिया किसी अल्लाह वाले आलिम रब्बानी का, अब सच्ची तौबा कर ली उसने, तो दूसरी औरतों को उसको ताना नहीं देना चाहिए कि आवाज नहीं जा रही, देख लें वरना अपना स्पीकर लेकर आए हम लोग, खवातीन में आवाज नहीं जा रही, वो वहां पहुंचवा दे, शाबाश, वहां कनेक्शन नहीं है क्या? अच्छा, वैसे जा रही है, खुतबा पढ़ देता हूँ। अल्हम्दुलिल्लाहि वकफा वसलामुन अला इबादिहिल्लज़ीना सफा अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम क़ालल्लाहु तबारक व तआला मन अमिला सालिहन मिन ज़करिन औ उन्सा व हुवा मुमिनुन फलनुहयियन्नहु हयातन तय्यिबा وقال الله تبارك وتعالى ومن أعرض عن ذكري فإن له معيشة ضنكا وقال الله تبارك وتعالى يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال عليه الصلاة والسلام يا أبا هريرة اتق المحارم تكن أعبد الناس وقال عليه الصلاة والسلام المرء مع من أحب أو كما قال عليه الصلاة والسلام اس وقت جو بیان ہوگا سب حضرات کو معلوم ہے تکرار کر لیتا ہوں کچھ نئے حضرات بھی نظر آ رہے ہیں ہم لوگ پیسے لے کے بیان نہیں کرتے نہ کوئی مشہور ہونے کے لیے بیان نہ کچھ بیان اس لیے ہے کہ ممبر پہ بیٹھنا کوئی کمال نہیں ہے اللہ تعالیٰ کی عطا ہے اور نعمت ہے بیان اس لیے ہے کہ میں بھی اور ہم سب لوگ اللہ تعالیٰ کی باتیں سنائی جائیں گی اور حضور صلی اللہ علیہ وسلم کی باتیں اور وہ کون سنائے گا وہ علماء ربانین وقت کے بڑے بڑے مشائخ سے سنیں گے نا ہم لوگ ان سے جو سنی وہ آگے بتائی جائیں گی تو عمل کی نیت سے بدگمانی سے دل کو صاف کر کے حدیث قرآن شریف میں آتا ہے کہ کچھ گمان ایسے ہیں جو برے ہوتے ہیں اپنے دل کو صاف کر کے بیٹھنا چاہیے اور یہ نہیں دیکھنا چاہیے بیان کون کر رہا ہے یہ دیکھنا چاہیے بیان کس کی باتیں ہو رہی ہیں اللہ تعالیٰ کی باتیں حضور صلی اللہ علیہ وسلم کی باتیں صحابہ کرام کی باتیں ان کے عمل کو پیش کیا جا رہا ہے اور اگر بیان کرنے والا عمل کرنے والا ہوگا تو اللہ تعالیٰ اس کی بات میں تاثیر ڈال دیتے ہیں اور بیان کرنے والا خود بھی محتاج ہے عمل کا یہ نہیں کہ بیان کرنے سے کوئی معصوم ہو جائے گا میں بھی محتاج ہوں اور جو سن رہے ہیں اور جو مائیں بہنیں بیٹیاں سن رہی ہیں وہ سب محتاج ہیں عمل کے ہر جگہ الَّذِينَ آمَنُوا کے ساتھ عَمِلُوا الصَّالِحَاتِ بھی آئے, ایمان لائے اور نیک عمل کیا. تو ٹی وی دیکھنا, داڑھی کو شیف کروانا, سود لینا, لائف انشورنس میں کام کرنا, بینک میں نوکری کرنا, یہ تو نیک عمل تو نہیں ہے. اللہ تعالیٰ کا اعلان جنگ ہے. گانے سننا, جب ہم لوگ مٹیاری گئے تھے, پتہ نہیں کہاں گئے تھے, تو ہم لوگ ایک جگہ بیان کے لیے اللہ تعالیٰ توفیق دے رہے تھے, تو بہت زور شور سے گانے بجنے کی آواز آ رہی تھی. یعنی خود تو گانے بجا ہی رہے اپنی بیٹی کی یا بیٹے کی شادی میں, دوسروں کو بھی سنوا رہے ہیں. ماں باپ پریشان, خاندان والے پریشان, کوئی حافظ ہے اس بستی میں, کوئی عالم ہے یا کوئی بیمار ہے وہ پریشان ہو رہا ہے, اور گانے بجانے کے آلات عام ہو گئے. شادی کے وقت پتہ چلتا ہے کون سچا مرد مجاہد ہے, مطلب جو نفس سے حرام خواہشات کو پی جانے والا ہے. اس کا خاندان والوں کو خوش کر دیا, معاشرے والوں کو خوش کر دیا, ماما ڈاڈی پاپا کو خوش کر دیا, اور بیوی کو خوش کر دیا, اور اللہ تعالیٰ کے حکم کو پیچھے ڈال دیا, حضور صلی اللہ علیہ وسلم کے حکم کو پیچھے ڈال دیا. یہ سچا مومن تھوڑی ہے, یہ تو نفس کا غلام اس وقت بن گیا, بھلے میں ہوں یا کوئی بھی ہو. خود بیان کرنے والا ہمیشہ اپنے آپ, میرے شیخ نے فرمایا جب بیان کرو اپنی اصلاح کی نیت سے بیان کرو. نفس کو بدلتے ہوئے حضور صلی اللہ علیہ وسلم دعا مانگتے ہیں, صلی اللہ علیہ وسلم, یا اللہ پلک جھپکنے برابر نفس کے حوالے نہ فرما. اب بتائیے, نفس اتنا کڑیل ہے اور نفس اتنا جو ہے دشمن ہے ہمارا. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں, تمہارے پہلو میں بیٹھا ہوا یہ دشمن ہے, کافروں سے بڑا دشمن, ان آدھا ادو کا فی جمبئی, یہ دشمن یہاں پہ بیٹھا ہوا ہے, یہ گناہوں پہ رکساتا ہے. شیطان کیا کرتا ہے, وسوسہ ڈال کے چلے آتا ہے کہ یار چلو چاندنی سنیما چلو, آج جا کے وہاں فلم دیکھتے ہیں. شیطان نے وسوسہ ڈالا اور چلا گیا. اب ہمارا کام ہے اس پہ عمل کرتے ہیں یا نہیں کرتے. شیطان اٹھا کے چاندنی سنیما یا کسی بھی سنیما جا کے بٹھائے گا نہیں, یہ ہمارا کام ہے. اس نے وسوسہ ڈالا, چلو یار بہت دن ہو گئے گناہ سے بچتے بچتے, انٹرنیٹ تو لگا ہوا ہے, یو فون کا پیکج کروایا ہوا ہے, فیس بک کا اکاؤنٹ کھولو, ڈیلیٹ تو کیا نہیں جاتا ہے مجھ سے, اور لڑکیوں سے باتیں کرو, چیٹنگ کرو. اس وقت ہمت کر کے مقابلہ کرنا ہے نفس و شیطان کا. کیسے مقابلہ کریں گے, قرآن شریف نے سب کھول کے بتا دیا. ان النفس لامارۃن بالسوء, نفس بہت زیادہ برائیوں کا حکم کرنے والا ہے. کیا برائی کا حکم کرنے والا ہے, آسان اس زمانے کے 2017 کے زمانے کے لحاظ سے. قرآن شریف قیامت تک کے لیے آئے نا, اس زمانے میں کیا برائی کا اکسائے گا, فیس بک کا اکاؤنٹ کھول لو, یوٹیوب دیکھ لو, نیٹ لگا ہوا ہے موبائل پہ گندی تصویریں دیکھ لو, یہی چل رہا ہے آج کل. یعنی دیندار گھرانے تباہ ہو رہے ہیں اس کی وجہ سے. انٹرنیٹ پہ موبائل جو لگایا ہوا ہے, موبائل پہ جو انٹرنیٹ لگا ہوا ہے, اس میں جو چھوٹی سی سم لگی ہوئی ہے, اس میں پوری دنیا کی فحاشی دیکھ سکتا ہے انسان. مرد ہو یا عورت ہو, مائیں بہنیں بیٹیاں بھی سن رہی ہیں, شوہروں نے دلایا ہوا ہے بیوی کو موبائل, بیٹی کو موبائل, جوان جوان بچوں کو موبائل, اس میں نیٹ کا پیکج ڈلوایا ہوا ہے, اور خوب لوگ سمجھ رہے ہیں کسی کو پتہ ہی نہیں ہے. اللہ تعالیٰ کو نہیں پتا کیا؟ اللہ تعالیٰ نے ایسی تھوڑی چھوڑ دیا ہم لوگوں کو, یہ فرشتے گواہ بنا دیے. کراما کاتبین یعلمون ما تفعلون, اور یہ زمین گواہ بن رہی ہے. یومئذ تحدث اخبارها, اور الیوم نختم علی افواہہم وتکلمنا ایدیہم, زبان سیل کر دی جائے گی اور جو ہے یہ پیر بولیں گے. یہ کہاں گیا تھا, انٹرنیٹ کا پیکج خریدنے گیا تھا, نیت اس کی خراب تھی, ورنہ پیکج کروا سکتے ہیں. نیت خراب تھی کہ پیکج کروا کے ایزی لوڈ ڈلوا کے پورے دن کا 10 روپے کا 25 روپے کا پورے دن میں لڑکی سے باتیں کروں گا, یا فیس بک کے اکاؤنٹ پہ جلدی گندی گندی حرکتیں کروں گا. ہفتے اتوار کی چھٹیاں جی, اب دیکھیں پہنچ رہے ہیں, آواز جا رہی ہے. ہفتے اتوار کی چھٹیاں ہمیں اس لیے نہیں ملتی ہیں, اتوار کی چھٹی یا جمعے کی چھٹی, کاروباری حضرات کو جمعے کی چھٹی اس لیے نہیں ہوتی کہ اس میں گناہ کیا جائے, بلکہ اس میں تو خوش ہونا چاہیے کہ جا کے کسی تبلیغی اجتماع میں بیٹھ جائے, کسی اللہ والے کے پاس بیٹھ جائے, کسی مدرسے میں عالم کے پاس بیان سننے چلے جائے, اس لیے ہوتی ہے. سو قیمتی بنایا جائے, اور گھر کے کام بھی کریں, کوئی منع نہیں ہے, واشنگ مشین سے ہی کروانی ہے. بھائی ایک ہوتا ہے کام کروانے گھر کے, وہ کروائیں, مگر ایک وقت نکال کے اولیاء اللہ یا ان کے غلام یا امام صاحبان یا تبلیغی مراکز یا تبلیغی بھائی جو مخلصین, ان کے پاس بیٹھ جائیں. خواتین ان کا بیان سننے اہل اللہ کا, مگر ویڈیو مت دیکھیں, ویڈیو دیکھنا حرام ہے عورتوں کا, ویڈیو والے بیان سننا حرام, ویڈیو والی نعتیں سننا حرام. حرام کام کر کے کیسے کوئی سکون پائے گا؟ حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ, حضرت میمونہ رضی اللہ تعالیٰ عنہ, اور ہماری مائیں حضور صلی اللہ علیہ وسلم کی ازواج مطہرات, اور حضور صلی اللہ علیہ وسلم کا گھرانہ. ایک نابینا صحابی آتے ہیں, دیکھ بھی نہیں سکتے, عبداللہ ابن ام مکتوم رضی اللہ تعالیٰ عنہ, تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں احتجبا, پردہ کر لو. ہماری مائیں عرض کرتی ہیں, سوال بھی کہ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں پردہ کر لو, نابینا دیکھ بھی نہیں سکتے. اور محدثین مفسرین لکھتے ہیں وہ 80 سال کے صحابی تھے اور بہت بڑے محدث اور عالم تھے. بعد میں ان کو جو ہے بہت بڑے اللہ تعالیٰ نے ان سے کام بھی لیے. جب خلفائے راشدین کا انتقال ہو گیا اللہ تعالیٰ نے ان سے بہت زبردست کام لیے. اتنے بڑے محدث اور عالم کو اور صحابی کو حضور صلی اللہ علیہ وسلم منع فرما رہے ہیں کہ اپنی ازواج مطہرات کو یعنی ہماری ماؤں کو, جن کے دل میں کوئی برا خیال آ سکتا ہے آپ بتائیے, ساتھ بھی دیتے رہے میرا تاکہ پتا چلے کہ بھائی آپ لوگ ساتھ دے رہے ہیں. یہ وہ نہیں بھی ہے کہ سب سوتے رہے. حضرت والا ایسی مزاحن فرماتے ہیں, سوتا ہے وہ کھوتا ہے. ایک اردو والا کھوتا ہے, ایک پنجابی والا ہوتا ہے, وہ گدا کہتے ہیں اس کو. ایسی مزاحن وہ بڑے حضرات تھے, میں تو یہ کہہ بھی نہیں سکتا, ایسی مزاحن حضرت والا فرماتے تھے. تو بات چل رہی تھی کوئی برا خیال آ سکتا ہے, نعوذ باللہ, حضور صلی اللہ علیہ وسلم یا ان صحابی کو کوئی برا خیال آ سکتا ہے؟ آج عورتیں بولتی ہیں اجی مولانا صاحب ہمارا دل صاف ہے نظر پاک ہے. بہت سے لوگ بھی یہ بولتے ہیں مدر حضرات اجی دل صاف ہے نظر پاک ہے. حضور صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں؟ پردہ کر لو. اس میں یہ بھی دلیل چھپی ہوئی ہے, کوئی بڑے سے بڑا پیر ہو, پیرانے پیر ہو, وہ پیر کہلانے قابل بھی نہیں, جو عورتوں سے پردہ نہیں کرتا ایسے شخص کے پاس نہیں جانا چاہیے. حضور صلی اللہ علیہ وسلم تو صحابہ کرام سے پردہ کرا رہے ہیں ہماری ازواج مطہرات کو, جبکہ کوئی برا خیال بھی نہیں آ سکتا تھا. اور ہماری ماں بہن بیٹی ایسے پیروں کے پاس جو گمراہ ہیں ان کے پاس بے پردہ جا کے وظیفے لے رہی ہے. بھائی اپنے شوہر کو بھیجیں, اگر وہ سچا پیر ہے وہ تو عورتوں سے پردہ کرے گا. وہ سچا شیخ اگر ہے جس پہ مفتیان کرام کا اعتماد ہو, علماء کرام کا اعتماد ہو, دارالعلوم کراچی بنوئی ٹاؤن کا اعتماد ہو. اور پہلے تو مزاروں پہ جاتی ہیں, اب غلط پیر بہت جگہ جگہ آ گئے کیونکہ اس میں پیسے ملتے ہیں, حلوے مانڈے ملتے ہیں, بکرے شکرے حدم شریف, ملا جیدہ خدم شریف. یہ باتیں سننے کے لیے ذرا دل گردہ چاہیے ہوگا, کیونکہ یہ اصلاحی بات ہے, اس میں نفس کو بڑی زبردست چوٹ لگتی ہے. اور تزکیہ کروانا فرض ہے. یتلو علیہم آیاتی کے ساتھ حضور صلی اللہ علیہ وسلم کا ایک مقصد یہ بھی تھا کہ وہ صحابہ کرام کا تزکیہ کرتے تھے. تزکیہ کس چیز سے ہوگا؟ گناہوں سے تزکیہ, غلط عقائد سے پاکی, اور دل کے اندر جو بغض اور کینہ اور حسد, علماء کرام سے وحشت ہونے لگی, علماء کرام کی بدگمانیاں کرنے لگے. آج ہم لوگ علماء کرام پہ تہمت لگانے لگے, ان پہ بہتان لگانے لگے ہیں. بہت سچی توبہ کرنے کی ضرورت ہے. یہ قرب قیامت ہے, ٹی وی والے اچھے لگیں گے, سچے لوگ برے لگیں گے. ٹی وی والوں کے سامنے جوتیاں پالش کریں گے, سیلز ٹیکس انکم ٹیکس والوں کے جوتیاں پالش کریں گے, اور اللہ والوں کی کوئی جوتی اٹھا لے ان پہ اعتراض کریں گے. اعتراض کیوں کرتے ہیں؟ ذرا پوچھیں تو علماء کرام سے جا کے, مدرسوں میں کبھی جا کے ماحول تو دیکھیں. مردوں کے لیے بات کرتا ہوں, عورتوں کو نہیں جانا چاہیے. عورتیں جہاں مدرسے بناتے ہیں مگر وہاں مرد نہیں پڑھاتے ہیں, عورتیں پڑھاتی ہوں, ورنہ بہت برے حالات چل رہے ہیں. بہرحال وہ بات کہیں اور نکل جائے گی. تو دیکھیے شاگرد اپنے اساتذہ کے جوتے اٹھاتے ہیں, کیونکہ علماء کرام انبیاء کے وارث ہوتے ہیں. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ غالباً حضور صلی اللہ علیہ وسلم کے نالین مبارک اپنے ہاتھوں میں لیتے تھے سعادت سمجھ کر. کوئی اللہ والا یہ نہیں چاہتا کہ میری جوتیاں اٹھائی جائیں. جو سچا شیخ ہوتا ہے وہ ہی نہیں چاہتا, وہ تو اپنے آپ کو چاہتا ہے میں مٹ جاؤں, بالکل چھپ کے رہوں. مگر مریدین کیونکہ اس کے پاس سچے شیخ کی بات ہو رہی ہے, غلط پیروں کی تو بات ہی نہیں کر رہا, وہ اس لیے جوتے اٹھاتے ہیں کہ اس سے ان کو اللہ کی محبت سیکھنے کو مل رہی ہے, ان سے گناہ چھوٹ جائے ان کی صحبت میں. تو جوتیاں کیا اٹھانا ان کی, تو ان پہ تو جان بھی فدا کر دیں کم ہے کہ وہ سچی سچی باتیں بتا رہے ہیں, دل سے غیر اللہ نکلتا جا رہا ہے, فیس بک سے توبہ کر رہے ہیں لوگ, عورتیں پردہ کر رہی ہیں, تو اس میں کیا اعتراض کی ضرورت ہے؟ پہلے بھی اعتراض کرنے والے بہت سے لوگ ہوتے ہیں, بہرحال وہ تو چلتے ہی رہتا ہے قرب قیامت تک, کسی کو بھی نہیں چھوڑتے لوگ, مگر اس میں کوئی فائدہ نہیں ہے. ہم ایک صاحب نے حضرت تھانوی رحمۃ اللہ پہ اعتراض کر دیا, حکیم الامت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ پہ, اور ان کے بھانجے سے اعتراض کر دیا. کوئی بات ہوگی تو انہوں نے عجیب بات فرمائی, بھائی میں نے حضرت تھانوی رحمۃ اللہ کو نبی نہیں مانا ہے, نبی معصوم ہوتا ہے, اولیاء اللہ معصوم نہیں ہوتے, ان سے خطا ہو سکتی ہے, مگر فرمایا کہ ان کی نیکیاں بھی تو دیکھو, 1500 کتابوں کے مصنف علامہ بنوئی رحمۃ اللہ ان سے بیعت, مفتی اعظم پاکستان ان سے بیعت, بڑے بڑے علماء کرام ان سے بیعت ہے, تو تم ان کی کیوں نیکیاں نظر نہیں آتی, برائی ہی نظر آتی ہے. مکھی ہمیشہ گندگی پر ہی بیٹھتی ہے, اس لیے ہمیشہ اپنے عیبوں پہ نظر رکھیں. بہت بڑے اللہ والے بزرگ, بہت بڑے عالم ربانی, ان کی نصیحت ہے, وہ فرماتے تھے اپنے عیبوں پہ نظر رکھیں, سامنے والوں کی اچھائیوں پہ نظر رکھیں. کتنا آسان ہے, انسان اس سے ہلکا ہلکا رہتا ہے, دوسروں کے عیب دیکھنے سے کوئی فائدہ نہیں. اور جو بیانات کرتے ہیں علماء کرام مشائخ, وہ کسی کے عیب دیکھ کے بیان نہیں کر رہے ہوتے, اس وقت کا جو کینسر ہوتا ہے اللہ تعالیٰ ان کے دل میں ڈالتے ہیں, اور اللہ تعالیٰ ان سے بیان کرواتے ہیں خود بخود, اور سب یہ سمجھتے ہیں میرے لیے بیان ہو رہا ہے, جب اور یہ سمجھتے ہیں شاید ان کو کسی نے بتا دیا ہے. کسی کو بتایا نہیں ہے, آواز جا رہی ہے, کسی نے بتایا نہیں ہے, اللہ تعالیٰ ان کے دل میں خود بخود ڈال دیتے ہیں. جب کوئی بیان کرتا ہے اللہ تعالیٰ اس کے دل میں ڈال رہے ہوتے ہیں. دکھائیے گا, اچھا یہ رکھیے. بہرحال میرے دوستوں بزرگوں, ماشاء اللہ آپ سب لوگ اسلامی بھائی ہیں ہمارے, اللہ تعالیٰ ہم سب مسلمان بھائی بھائی ہیں آپس میں, ہے نا تو ہمیں یہ باتیں قرآن و حدیث کی باتیں سمجھ کر اللہ اور رسول کی باتیں سمجھ کر اپنے دل کو بچھانا ہوگا تکبر مٹا کر ان باتوں پر عمل کرنا ہوگا عمل نہیں کریں گے تو سکون اور چین اور اطمینان نہیں مل سکتا ایئر کنڈیشنوں سے کھال ٹھنڈی ہو جائے گی گرمی آ رہی ہے نا حیدرآباد کی گرمی مشہور ہے کھال ٹھنڈی ہو جائے گی کنڈا ڈال کے تو ایئر کنڈیشن لگوانا نہیں چاہیے قناعت کر لیں اور ایئر کنڈیشن مت چلائیں ایسے بہت سے فین آ گئے ہیں پنکھے آ گئے ہیں اس سے آپ کی ٹھنڈک مل جائے گی کنڈا ڈال کے ضروری نہیں ہے کہ ایسی چلایا جائے صبر بھی کچھ کرنا چاہیے کچھ صحابہ کرام اکثر صحابہ کرام غریب تھے غریب ہونا کوئی عیب نہیں ہے غریب وہ شخص ہے جس کے دل میں مولا نہ ہو جو سنت و شریعت کے خلاف چلتا ہو اصل کرنسی یہ ہے امیر وہ شخص ہے جو سنت و شریعت پہ چلتا ہے اور امیر ہو کے بھی اللہ والا بنا جا سکتا ہے یاد رکھیے گا کسی کی گاڑیاں دیکھ کر کوئی اگر اللہ ایک بات اور بتا دوں کہ اللہ والے ان کے غلام اکثر گاڑیوں پہ آتے ہیں نا اچھی اچھی گاڑیاں ہیں میں بھی پہلے سوچتا تھا وسوسہ تو شیطان ڈالتا ہی ہے نا انسان کو الٹے سیدھے وسوسے خود انسان غریب ہے ان کی دیکھ کے بدگمانیاں کر رہا ہے کہ اچھی اچھی گاڑیوں میں گھومتے ہیں حضور صلی اللہ علیہ وسلم کی تو ایسی سواری نہیں تھی اور کہاں سے کہاں نعوذ باللہ بات ملا رہے ہیں ارے بھائی وہ یہ ہوتا ہے کہ اللہ والوں کی گاڑیاں نہیں ہوتی ہیں ان کے احباب ان پہ فدا ہوتے ہیں کہ بھائی آپ ہماری گاڑیاں بیٹھیں آپ کا احسان عظیم ہوگا کہ آپ ہماری گاڑیاں بیٹھیں تو ہماری گاڑیاں برکت ہو جائے گی یہ ان کی وہ تو اللہ والے اپنے آپ کو برکت والا تھوڑی سمجھتے ہیں وہ ان کا حسن ظن ہوتا ہے وہ بٹھا لیتے ہیں اور تو کبھی بھی کسی سے بدگمانی نہیں کرنی چاہیے مفتی تقی عثمانی صاحب دارو قاتم عالیہ بڑے بڑے علماء کرام اور اچھی گاڑیوں پہ آ رہے ہیں تو ہمیں خوش ہونا چاہیے کہ ماشاء اللہ علماء کرام اچھی گاڑیوں پہ آ رہے ہیں آپ کیا چاہتے ہیں کہ صرف آپ ہی اچھی گاڑی پہ گھومیں علماء کرام کو عزت نہیں ملے گا عزت والے تو یہی لوگ ہیں کوئی زندگی وقف کر دی مدرسے کے اندر کیسا کھانا ملتا ہے کبھی جا کے دیکھا مدرسے میں کیسا کھانا ملتا ہے کیسے کیسے لوگ قربانیاں دیتے ہیں مرغا بنتے ہیں یہ لوگ نفس کو مرغا بناتے ہیں آٹھ سال مدرسے میں رہنا کوئی آسان نہیں ہے اور ہم پھر جب اللہ ان کو عزتیں دیتے ہیں تو لوگ ان کی بدگمانیاں کرتے ہیں پتہ نہیں بدگمانی کی کیا ضرورت ہے علماء کرام پہ کبھی کوئی اعتراض سمجھ میں نہیں آ رہی مفتیان کرام سے جا کے پوچھ لیجئے اللہ کے لیے ان سے اچھا گمان رکھیں ورنہ اگر انہی سے برا گمان ہوگا تو پھر ہمارے بچے کا کیا یہی تو ہمارے اکابر اولیاء اللہ علماء کرام ہیں جن کی وجہ سے پاکستان قائم ہے اور ان مدرسوں کی وجہ سے ان خانقاہوں ان تبلیغی جماعتوں تبلیغی مرکزوں کی وجہ سے ایسا زبردست کام جو اس وقت پاکستان میں ہو رہا ہے دنیا میں کہیں نہیں ہو رہا سعودی عرب میں افغان اور جو ہے دبئی کے اندر کہیں بھی کام نہیں ہو رہا اتنا زیادہ وہاں وہ مبارک جگہیں ہیں بیت اللہ شریف روزہ مبارک مبارک ہے مگر وہاں پابندیاں ہیں کام کرنے پر تو یہاں پہ اگر اتنی کام ہو رہے ہیں اور پھر بھی کوئی دین پہ نہیں چلتا تو یہ اس کی اپنی غفلت ہے تبلیغی جماعتیں کام کر رہی ہیں مدارس کام کر رہے ہیں مشائخ کام کر رہے ہیں اب جو داڑھی نہیں رکھتا اب جو گھر سے ٹیلی ویژن نہیں نکالتا ہے یہ اس کی اپنی خرابی ہے اس میں ماحول کا بہانہ نہیں ہے ماحول تو کراچی اور حیدرآباد کا بہت زبردست ہے کراچی اولیاء اللہ کا شہر ہے حیدرآباد بھی اولیاء اللہ کا شہر بنتا چلے آ رہا ہے مظاہروں میں دیکھ لیے کیسے کیسے بڑے بڑے علماء موجود ہیں اب جو نہیں چل رہا ہے اس کی اپنی خرابی ہے پوچھ پوچھ کے چلتے رہے ٹھیک ہے بڑے مفتی صاحب سے رابطہ نہیں ہے مولانا زاہد صاحب سے کر لیں یہ مفتی صاحب سے پوچھ کے بتا دیں گے مگر میرا ان سے کوئی کمیشن ومیشن نہیں ہے بس مجھ سے تعلق رکھتے ہیں تو ٹھیک ہے میں نعمت ہے ان کا حسن ظن ہے اور بہت سارے علماء کا نام ہے ماشاءاللہ ان سے رابطے میں رہیں ان سے پوچھ پوچھ کے چلتے رہیں اور حیدرآباد میں بڑے مشائخ موجود ہیں مفتی نعیم صاحب کو جانتے ہیں تبلیغی مرکز بھی جاتے ہوں وہ شیخ بھی ہیں ان سے مناسبت ہے ان کے پاس جائیے ان سے ان کی عورتوں شریف پردے سے ان کا بیان بھی ہوتا ہے عورتوں میں کسی شیخ سے تعلق رکھیں اصلاح کا انشاءاللہ پھر دیکھیے گا خود بخود نفس دل کے اندر نور محسوس ہوگا ورنہ شیطان اکیلے چلنے سے ہی ہوتا ہے شیطان ہم لوگ نیکیاں تو کر لیتے ہیں نیکیوں کا تحفظ نہیں ہو پاتا کہاں کون سا کیا عمل کرنا ہے پتہ نہیں چل پاتا ہے بس بیوی بیمار ہے اشراق پڑے جا رہے ہیں ارے بیوی کو ڈاکٹر کے پاس لے کے جانا ہے اعتدال یہ ہے اس وقت اعتدال اس وقت یہ نہیں کہ اشراق پڑے اس وقت آپ کا ثواب ملے گا بیوی کو ڈاکٹر کو دکھائیں اس وقت یہ اس وقت کہاں کون سی چیز فٹ کرنی ہے علماء کرام بتائیں گے ہماری عقل نہیں بتائے گی کہ ہماری عقل میں کچھ ہے ہی نہیں علماء کرام نے پوری زندگیاں وقف کر دی ہیں مفتی عامر صاحب ماشاءاللہ بیان کرنے آتے ہیں مفتی سلام المومن صاحب ہیں ان حضرات سے رابطے میں رہے پھر دیکھیے کیسی عقل کھلتی ہے جب میں حیدرآباد میں رہتا تھا ان مفتیان کرام سے رابطے میں رہتا تھا الحمدللہ اب کراچی کے دارالعلوم کراچی کے علماء سے اور بڑے بڑے علماء سے رابطے میں رہتا ہوں الحمدللہ اس سے بڑا سکون رہتا ہے کہ الحمدللہ ہمارا علماء کرام سے رابطہ ہے علماء انبیاء کے وارث ہیں اور ہمارا ان سے رابطہ ہے رابطہ ذرا تگڑا ہونا چاہیے اور عالم باعمل سے رابطہ ہونا چاہیے متقی علماء کرام کمی نہیں ہے حیدرآباد میں بھی ہیں کراچی میں بھی ہیں آپ حضرات سمجھ رہے ہیں ماشاءاللہ کہہ دیجئے اب کچھ آپ حضرات کو مزے والی اور مزہ آتا ہے صحابہ کرام بھی نعت شریف اشعار سناتے تھے 25 یا 24 صحابہ کرام اشعار کہتے تھے یہ اصلاحی اشعار ہیں اور منبر رسول سے باقاعدہ اشعار پڑھے گئے ہیں حسان بن ثابت رضی اللہ عنہ اشعار پڑھتے تھے اور اس کا مزہ لیجئے اور یہ اصلاحی اشعار ہیں میرے شیخ کے عارف باللہ شیخ العرب والعجم حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ کے فرماتے ہیں बस मेरे दिल में तेरी मोहब्बत रहे जिंदगी मेरी पाबंदे सुन्नत रहे जिंदगी मेरी पाबंदे सुन्नत रहे सामने ऐसा खौफे कयामत रहे सब गुनाहों से मेरी हिफाजत रहे सब गुनाहों से मेरी हिफाजत रहे हदीस शरीफ में आता है इतना खौफ मतलूब है कि हम गुनाह से बच जाएं इतना नहीं कि कांप रहे और भी कांप रही है मुझे रात को ना चुड़ैल आई नजर भाई इतना डरने क्या जरूरत है चुड़ैल थोड़ी है वो आपका शैतानी वसवसा है बच्चा उठ जाता है ना लगता है उसके ऊपर जिन चढ़ गया है कोई जिन भी नहीं चढ़ा है ये जो हमारे घर में टेलीविजन रखा हुआ है ये जिन है सबसे बड़ा इसने नाक में दम कर रखा है हम लोगों को इतने सारे केबल ऑपरेटर्स वाले चैनल खोलते हैं और हमारे घरों में टेलीविजन के चैनल चल रहे हैं तो सुकून कैसे मिलेगा इस शख्स को अल्लाह की रहमत अभी औलिया मसीह ने अर्ज किया था मेरे शेख की बात है अल्लाह की रहमत बरस रही है हदीस शरीफ में आता है सुबह का गुनहगार रात को आ जाए रात का गुनहगार सुबह आ जाए दरवाजे खुले हुए हैं मगर इस खुले हुए दरवाजे का क्या हम ये फायदा उठाएं कि हम मुस्तकिल गुनाह करते जा रहे हैं मौत का कुछ पता है मौत तो कभी भी आ सकती है कफा बिल मौत ही वाइजा सबसे बड़ा वाइज सबसे बड़ा बयान मौत है ये मौत मौत तो कभी भी आ सकती है तो मौत के यानी हम समझ रहे हैं कि हमने शायद एक साहब थे उन्हें बोला कि मैं जो हूं ना 60 साल में तौबा करूंगा मैंने कहा एक बात बताइए आप कि आपके पास कोई फरिश्ते जिब्रे कौन से फरिश्ते आते हो इजराइल अलैहि सलाम कोई सर्टिफिकेट लेकर आए आपको बॉन्ड पेपर पे स्टैम्प लगा के कि आपको 60 साल में आपकी मौत आएगी अभी तौबा कर लें इसी वक्त तौबा कर लें जवान भी अभी तौबा करें किसी खाकी पे मत कर खाक अपनी जिंदगानी को जवानी कर फिदा उस पर के जिसने दी जवानी को किसी खाकी पे मत कर खाक अपनी जिंदगानी को जवानी कर फिदा उस पर के जिसने दी जवानी को अब जवानी कैसे फिदा करेंगे लड़कियों से बचकर लड़कों से बचकर और कहीं फिदा नहीं होंगे कि पूरी रात तहज्जुद में खड़े हुए और सुबह उठ के यूनिवर्सिटी में लड़कियों को देख रहे हैं तहज्जुद का नूर तो सारा बर्बाद हो गया जो 1,00,000 तहज्जुद का नूर लड़कियों को देखने से बर्बाद हो जाता है शब जुम्मा में खूब इबादत की शब जुम्मा कोई जरूरी नहीं है या हफ्ते की रात को खूब इबादत की इतवार की सुबह में फिल्म देखने चले गए या मोबाइल पर फिल्म देख ली या लड़के गंदे दोस्त बनाए हुए असल में हम लोगों ने नेक लोगों के साथ भी जुड़े रहते हैं और गंदे दोस्त की वजह से हम लोग तबाह हो रहे हैं हम लोग भी और हमारी माँ बहन बेटियां भी ऐसी सहेलियां बनानी नहीं चाहिए जो ड्रामों की बातें करें जो फिल्मों की बातें करें उनसे बोल दें भाई हम दीन की बातें सुनेंगे वरना ये टीवी की बातें हमारे सामने मत करें जो दीन पे चल रही है अगर करने लगे तो बात का रुख फेर दीजिए कोई और बात शुरू कर दीजिए आज बताओ तुमने क्या बनाया था बिरयानी बनाई थी क्या बात बदल दीजिए ताकि ड्रामों की बातें ना सुनने को मिले आप हजरात समझ रहे हैं टीवी देखना हराम है जो टीवी रखा हुआ है वो गुनाह जारिया का इंतजाम कर रहा है अपने सुन लीजिए गौर से ये हजरत वाला डंके की चोट पे सुनना पड़ेगा कभी सुनते सुनते सुन्नी हो गए हम लोग सहाबा कराम समयना व अताना सुनते थे और अमल करते थे और मुनाफिक भी सहाबा कराम हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में बैठते थे समयना सुनते थे वहां सही ना अमल नहीं करते थे अरे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं हम उनको सादिक और अमीन मानते हैं सब बातें सच हैं मगर अमल नहीं करते थे अमल ही मुनाफिक है हम लोग अमल नहीं करते हैं हिम्मत करें मर्दाना वा नफ्स पे हमला करें सवाल बड़े से होगा नाना और दादा से और बाप से जो घर का कमा के लाया इसने पैसों से टीवी लाया उससे सवाल होगा मरने के बाद जो पैसा कमाया था हलाल कमाया माशाल्लाह मैं बड़ा ईमानदार हूँ मगर खर्च कहाँ किया टीवी खरीदा आपने अब जब मौत आ गई गुनाह जारिया बन रहा है बच्चे उसमें गंदी तस्वीरें देख रहे हैं टीवी के ऊपर और हमारी बेटियां बहू जिसको जहेज में टीवी दिया हुआ है वो गंदी गंदी तस्वीरें देख रही है उनके बच्चे कार्टून देख रहे हैं अच्छे बच्चे कार्टून नहीं देखते कार्टून के अंदर म्यूजिक और के पता नहीं क्या क्या आ रहा होता है अब कुछ अशार देना ये बच्चों के लिए अशार बनाए हैं बहुत प्यारे अशार है इसमें बड़ों के लिए भी नसीहत है मैं हूं एक नन्ही सी बच्ची हर सुन्नत अपनाऊंगी माशाल्लाह हमारे जो बुजुर्गों की सोबत में बच्चों को लाते रहते हैं उनके गुलामों की सोबत में बुजुर्ग नहीं हूं अल्लाह ताला अल्लाह वाला बना दे बुजुर्ग वो होता है बुजुर्ग का बुजुर्ग की को बुजुर्गी की अलामत सफेद दाढ़ी भी होती है बुजुर्गी वो है जो तक्वा से रहता है चले एक उमर रजी अल्लाह अन्हु थे उनके शूरा की मजलिस में बड़े-बड़े 80-80 साल के सहाबाए کرام थे और एक 17 साल का सहाबी भी था तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम हज़रत उमर रज़ी अल्लाहु अन्हु सबसे मशवरा लिया और 17 साल का सहाबी से भी मशवरा लिया और फरमाया मैं इनके मशवरे पे अमल करता हूं बुजुर्गी तक्वा से होती है हां ये है कि उमर के हिसाब से तजुर्बा बढ़ता रहता है तो मैं हूं एक नन्ही सी बच्ची हर सुन्नत अपनाऊंगी सुन्नत वाला जो मर्द या औरत होती है उस पे अल्लाह ताला का फजल होता है मैं हूं एक नन्ही सी बच्ची हर सुन्नत अपनाऊंगी जन्नत के रास्तों पर चलकर दुनिया भी महकाऊंगी करती हूं ये अहद खुदा से झूठ न हरगिज बोलूंगी गীবत और चुगली से बचकर ही अब मैं लब खोलूंगी हो जाएगी गलती तो मैं रब के आगे रो लूंगी एक दिन में भी रब की रहमत से वलिया हो जाऊंगी मैं हूं एक नन्ही सी बच्ची हर सुन्नत अपनाऊंगी जन्नत के रास्तों पर चलकर दुनिया भी महकाऊंगी माशाल्लाह कह दिए आसान उर्दू में अशआर है हर किसी को समझ में आ जाए क्योंकि खवातीन भी आई हैं अपनी बच्चियों को भी लाई हैं वो खुश हो जाएंगी कि हमारी बातें हो रही हैं क्योंकि बहुत सी बच्चियां ऐसी हैं माशाल्लाह छोटी-छोटी बच्चियां टीवी नहीं देखती उस कमरे में नहीं आती इसमें टीवी चल रहा हो देखिए इन बयानात से इंकलाबात आ रहे हैं जब ऐसी बच्ची जिसकी बचपन से तरबियत होगी तो बताइए आगे जाके वलीउल्लाह बनेगी कि नहीं बनेगी जब बचपन से ही बच्चों को कार्टून और फिल्में दिखाई जाएंगी तो बच्चे कैसे वली बनेंगे फिर वही बच्चे मां-बाप की पिटाइयां करते हैं इतने केसेस आ रहे हैं मेरे पास मेरे शेख के पास हजरत वाला शाह फिरोज अब्दुल्लाह मेमन साहब दावर कातम आलिया की के पास जब बच्चे टीवी देखेंगे तो वही लड़ाई झगड़ा देखा और उन्हें पता ही नहीं है मां कौन है बाप का क्या रुतबा है जबकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं सबसे बड़ा रुतबा मां का है फिर मां का फिर मां का फिर तीसरे नंबर पे बाप का है और वालिदा से बदतमीजी करते हैं हम लोग उफ भी नहीं करना चाहिए और झिड़कना भी नहीं चाहिए वालिदैन को ये बड़ा मुश्किल होता है जवानी के अंदर जवानी का जोश होता है ना वालिदैन को इंसान बदतमीजी कर जाता है वो अगर वो जुल्म भी कर रहे हैं अगर वो गलत बात पे भी डांट रहे हैं चुपचाप सुने ये समझे बूढ़े हो गए बूढ़े होने के बाद उनकी अकल थोड़ी सी कम हो जाती है मिसले बच्चे के हो जाते हैं तो ये जज़ाकअल्लाह तो ये सोच लें कि ये जो है उनकी डांट मेरे लिए दुआ है चुपचाप सुनता रहे कंधे झुका के रखे और बाद में कह दे कि भाई मुझसे गलती हो गई इंशाल्लाह आइंदा नहीं होगा भले गलती ना भी हो माफी मांग ले माफी मांगने से कोई छोटा नहीं हो जाता इस तरह बीवी को जिसने सताया मेरे शेख फरमाते थे आज उनसे माफी मांग लो वरना मेरे शेख फरमाते जिन्होंने मां-बाप को सताया जिन्होंने बीवी को सताया मेरे शेख का 90 साल का तजुर्बा है दुनिया ही में उनके ऊपर अजाब आ गया दुनिया में क्योंकि औरतें कमजोर होती हैं बच्चों के बाद तो और कमजोर हो जाती हैं जिन और मर्द अल्लाह ताला ने पूरी अकल वाला बनाया औरतों को आधी अकल की बनाया है और अल्लाह ताला ने औरतों खवातीन को टेढ़ी पसली से पैदा किया है ये टेढ़ी ही रहेंगी इसको कोई सीधी नहीं कर सकता हदीस शरीफ में आता है अल मरातु कज़िल अगर औरतें टेढ़ी पसली से पैदा हुई हैं इन अकमतः कसरतः अब उसको सीधा करोगे तो टूट जाएगी वाइन स्तमताता बिहस्तमताता बिहा वफीहा अवज अगर इनके टेढ़ेपन से फायदा उठाना चाहो तो उठा लो क्या फायदा उठा रहे हैं हम लोग भाई खाना पका के दे रही है कपड़े इस्त्री करके दे रही है और बहुत सारे फायदे उससे नेक औलाद हो गई इतनी सारी उससे औलादें हो गई कोई आगे जाके वलीउल्लाह बन जाएगी कोई नेक औरत बन जाएगी उससे इसलिए उनको सताना नहीं चाहिए सताने वाला कमीना शख्स है हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं यगलिबना करीमन करीम शौहरों पे औरतें غالب आ जाती हैं व यगलिबहुन्ना लईमुन और बदअखलाक और कमीने शौहर औरतों पर غالب आ जाते हैं फिर काली कमली वाले का फरमान सुन लीजिए मौलवी साहब की बात समझ के मत सुने वो भी मौलवी की भी इज्जत करनी चाहिए मौलवी मौला वाला हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बात समझ के अमल की नियत से सुनिए फिर इंशाल्लाह फायदा होगा कि काली कमली वाले का फरमान है वो खातिमुन नबीन आखिरी नबी है कोई नबी नहीं आएगा उनके वारिसिन आके हमें हमारा जो है दिल झंझोड़ते रहेंगे कि उस पे अमल हम लोग फरमाते फाना उहिब व नकुना करीमा मغلوبा मैं इस बात को अहम रखता हूं कि करीम रहूं चाहे मغلوب रहूं वला उहिब व नकुना लईमन غالبा बदअखलाक और कमीना होकर औरतों में غالب आना नहीं चाहता اور میرے شیخ فرماتے ہیں جو لوگ بوڑھے ہو گئے ان کی اور 30 سال کی شادی ہو گئی 30 سال کے ہو گئے اور بڑھیا ہے تو اب اس سے بولے اے میری بڑھیا سکر کی پڑیا واہری میری گڑیا اس سے ایسا بولے حضرت والا ہمارے ہساتے بھی تھے اور مفتی عاشق الہی صاحب فرماتے ہیں رحمۃ اللہ علیہ اذا ہسیتا فقط ہسیتا جو اردو اور عربی کو ملا دیا جو ہس گیا سمجھو وہ پھنس گیا نبی صلی اللہ علیہ وسلم ایک دفعہ اتنا مسکرائے کہ ان کی داڑھی مبارک نظر آنے لگی اب سنیے گا میری امی روزانہ مجھ کو قرآن پڑھاتی ہیں پانچوں وقت نمازیں پڑھنے کی عادت ڈلواتی ہیں آ جائے رمضان اگر کچھ روزے بھی رکھواتی ہیں یوں میں بچپن سے ان باتوں کی عادی ہو جاؤں گی میں ہوں ایک ننی سی بچی ہر سنت اپنا جنت کے رستوں پر چل کر دنیا بھی مہکاؤں گی نانا نانی کی خدمت بھی کر کے میں خوش ہوتی ہوں دادا دادی کہتے ہیں میں سب سے اچھی پوتی ہوں سب سے ہس ہس کر ملتی ہوں یوں ہی کب میں روتی ہوں اچھا بننے کے نسخے سب بچوں کو بتلاؤں گی اب آگے فرما رہے ہیں کہ با پردہ بہنیں ہر دم حلوہ ایمان کا چکھتی ہیں گھر میں ہو یا باہر اپنے ٹخنے ڈھانک کے رکھتی ہیں عورتوں کو ٹخنے چھپانے کا حکم ہے مردوں کو کھولنے کا حکم ہے اور نیک عورتوں پہ جو بے پردہ نہیں ہوتی اپنے بالوں کو چھپاتی ہیں نامحرم مردوں سے پردہ کرتی ہیں اللہ تعالیٰ ہر وقت ان کو ایمان کی حلاوت دیتے رہتے ہیں اور ہر وقت ان کے اوپر رحمتوں کی بارش ہوتی رہتی ہے جن کو نیک عورت مل گئی بڑی نعمت ہے اس کی قدر کرنی چاہیے حضور صلی اللہ علیہ وسلم فرماتے ہیں ایمان کے بعد ایک دولت عافیت بھی ہے اور ایک اور جگہ آتا ہے نیک عورت بہت بڑی دولت ہے پردے والی مل گئی اس کی تو میں برداشت کریں بس برداشت کریں پردے والی تو مل گئی نا آپ کو اس کو برداشت کرنا چاہیے بہت بڑی نعمت ہے پردے والی کسی کو بیوی مل جائے اور اگر نہیں ہے تو محبت سے سمجھائیں اس کو نیک عورتوں سے ملوائیں ان کو ہر بستی میں نیک عورتیں ہوتی ہیں ایسے بیانات میں لے کے جائیں جہاں نیک عورتیں پردے سے بیان سننے آتی ہیں انشاءاللہ ان کو دیکھ کے اس کو بھی توفیق ہوگی کتنی عورتیں یہاں ماشاءاللہ پردے سے آتی ہیں جبکہ مدنی مسجد ہے عورتیں پردے سے آتی ہیں دوسری عورتوں کو دیکھ کے ماشاءاللہ پردہ شروع کر دیا اس فقیر کی خالہ نے پردہ شروع کر دیا وہ بیان میں آئی تھی مجھے پتا بھی نہیں ماشاءاللہ انہوں نے برقعہ لینا شروع کر دیا الحمدللہ باتیں کہنے سے اثر بھی ہوتا ہے بار بار کہی جائے تو بات دل میں اتر جاتی ہے کیونکہ عورتوں کو پتا ہے کہ بے پردہ گھوم رہی ہیں اور ان کو خود ہی سکون نہیں مل رہا سکون جہاں تم کہاں ڈھونڈتے ہو سکون جہاں ہے نظام مدینہ سکون تو مل ہی نہیں سکتا یہودیوں کافروں کے طریقوں میں سکون کیسے ملے گا اب سنیے گا پیاری امی ساری اچھی باتیں سمجھا دیجئے گا بچپن ہی سے مجھ کو بھی ایک برقع سلوا دیجئے گا کون ہے میرا محرم اور نامحرم بتلا دیجئے گا میں بھی پردہ کر کے رب کی رحمت میں آ جاؤں گی تو پردہ کرتا ہے اور جو مرد بھی پردہ کرتا ہے اللہ تعالیٰ کی رحمت کے سائے میں ہوتا ہے مردوں کو بھی چاہیے بھابھی سے پردہ کرے کالی کملی والے کا فرمان ہے حضور صلی اللہ علیہ وسلم کا کہ دیور موت ہے بھابھی کے لیے اسی طرح بھابھی بھی موت ہو گئی بھابھی سے پردہ کرنا ہے کتنے لوگ ماشاءاللہ نماز پڑھنے والے ہیں مگر بھابھی سے باتیں کر رہے ہیں اور اس کو گناہ بھی نہیں سمجھ رہے فرائض کی فکر نہیں ہے نوافل میں لگے ہوئے نوافل میں لگے مگر فرض کی فکر کریں بھابھی سے پردہ کرنا اے میرے دوستوں بزرگوں اور میری ماں بہن بیٹی دیور سے پردہ کرنا فرض ہے کیونکہ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں ایک عورت نے پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم ایک عورت آئی یا رسول اللہ شوہر کے بھائی کے بارے میں کیا حکم ہے تو حضور صلی اللہ علیہ وسلم فرمایا کہ شوہر کا بھائی تو موت ہے موت جیسے موت سے ڈرتی ہو شوہر کے بھائی سے ڈرو اب بتائیے کیوں باہر والا تو آ نہیں سکتا شوہر کا بھائی ہر وقت گھر میں رہتا ہے آ رہا ہے نوکری کر کے کبھی اکثر ہوتا ہے بڑے بھائی کی شادی ہو گئی اب چار بھائی رہتے ہیں نئی نئی بھابھی آئی ہیں بھائی تو جاب پہ چلا گیا کاروبار دکان پہ چلا گیا چاروں بھائی اس بھابھی سے مزے لے رہے ہیں حرام مزے کہلاتے ہیں جو اور اللہ کی نافرمانی ہو رہی ہے اس بھابھی کو چاہیے پردہ کرے کیسے کرے گی چھوٹا گھر ہے لوگ بولتے ہیں چھوٹا گھر ہے تو بھائی ہم کب کہہ رہے ہیں بڑا گھر لیجئے اللہ بڑا گھر اللہ تعالیٰ عطا فرمائے اپنی رحمت سے دعا کر سکتے ہیں چھوٹا گھر ہے بھابھی صاحبہ گھونگھٹ نکال لیں بڑی چادر لے لیں ریشم گلی سے ہی مل جائے گی 8 نمبر بازار سے یہ ایسی مزاحن ایک بات کر دی کہیں سے بھی مل سکتی ہے حیدرآباد کی شولے مشہور ہیں چوڑیاں بھی مشہور ہیں عورتوں میں میرے شیخ فرماتے ہیں چوڑیاں عورتوں نے توڑ دی ہیں وہ عمل کرنے والی ہو رہی ہیں اور مرد حضرات نے چوڑیاں پہن لی ہیں فجر کی نماز میں غائب ہے جو فجر کی نماز چھوڑے گا شیطان جب منہ میں پیشاب کرے گا اور شیطان منہ میں پیشاب کر دیتا ہے شیطان کی مفہوم بتا رہا ہوں اور جو شیطان اب جب یہ کام ہوگا صبح اس کا دن برکت والا گزرے گا آپ بتائیے شیطان نہیں شیطان کا اس نے سوغات لے لی بلہ حلوائی کی جگہ وہ گندی چیز آ گئی اب بتائیے دیکھیے رات کو کتنی بچے نے پریشان کیا ہوا تھا اس لیے فجر نہیں پڑی یہ کوئی بہانہ ہے اللہ تعالیٰ سے کوئی بہانہ چلے گا بھائی ایک بجے تک میں اٹھا سستی آ رہی تھی تو میں نے فجر نہیں پڑھی ہمت کریں الارم لگائیں فکر سے سوئیں اے اللہ میں ارادہ کرتا ہوں فجر کی نماز پڑھوں گا آج کے بعد سے کوئی قضا نہیں کروں گا اگر قضا ہوگی تو اپنے نفس کو سزا دوں گا 10 رکعت پڑھوں گا اور 500 روپے صدقہ کروں گا ایک نماز قضا ہونے پہ پھر نانی مرے گی 500 روپے جب صدقہ کریں گے نا مدرسے میں جمع کروائیں ایسی عام سی بات تھوڑی ہے نماز قضا کرنا حضور صلی اللہ علیہ وسلم بہت سخت وعید ہے اس کے نماز کے اوپر کہ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں دل چاہتا ہے میں لکڑیاں جمع کروں اس گھر کو جلا دوں جو جماعت سے نماز نہیں پڑھتا گھر میں نمازیں پڑھتا ہے تو اب بتائیے فجر کی نماز روزانہ 8-9 بجے ہم لوگ نماز فجر کی قضا کر رہے ہیں بہت سی عورتیں اور مرد تو پڑھتے ہی نہیں ہیں بعد میں پڑھ لیں گے بھائی قضا نماز بعد میں پڑھ لیں گے فوراً پڑھنی چاہیے موت کا کچھ پتہ نہیں ہے آپ حضرات سمجھ رہے ہیں کچھ انشاءاللہ کچھ رحمت والی باتیں بتائی جائیں گی ابھی تھوڑی آپ لوگوں کو لگتا ہے ذرا زیادہ تیز 2000 ملی گرام کا کیپسول کھلا دیا گیا ہے میں کبھی کبھار یہ کھانا پڑتا ہے جب ایسی بیماری لگ جاتی ہیں جو وہ عام پیناڈول وغیرہ سے جاتی نہیں ہے تو ان کو زبردست فیکسیڈ 120 mg کا جو بھی ٹیبلٹ ہے مجھے تو ایک دو کی یاد ہے ایرینیک اور پتہ نہیں کون کون سی ہوتی ہے ایمیوزل سیرپ اور پتہ نہیں کون سی وہ کھلانی پڑتی ہے تاکہ اس کا جو وائرس ہے بیکٹیریا وہ اس کا ذرا دب جائے وہ اس سے دوسرے سے مقابلہ کرے وہ تو کبھی کبھار یہ کیپسول دینا پڑتا ہے 2000 ملی گرام کا تاکہ ہمیں احساس ہو نفس ذرا ہل جائے دل ہمارا ہل جائے کہ ہم کن گناہوں میں ملوث ہیں اور اس کی وجہ سے اللہ کی ولایت نہیں مل رہی اللہ کی دوستی اور سکون نہیں مل رہا پھر ہم بولتے ہیں حضرت ہم تلاوت بھی کرتے ہیں تہجد بھی پڑھتے ہیں اشراق بھی پڑھتے ہیں عمرے بھی کیے سکون نہیں ہے سکون کیوں نہیں ہے کیونکہ بد نظری کر رہے ہیں بھائی ہم لوگ اللہ کی نافرمانی کر رہے ہیں اور گناہ بھی نہیں سمجھ رہے بد نظری کو تو سکون کیسے ملے گا بد نظری چھوڑنا کوئی مشکل نہیں ہے ایسا مشکل نہیں ہے جتنا ہم نے سمجھ لیا ہے جب ذہن پہ سوار کر لیا کہ بد نظری مشکل ہے تو پھر مشکل ہی لے گی بس کیا ہے میرے شیخ فرماتے تھے جب آ گئے وہ سامنے نابینا بن گئے عورت آ گئی نظر جھکا لی جب ہٹ گئے وہ سامنے سے بینا بن گئے ہٹ گئے وہ آنکھوں میں روشنی ہوتے ہوئے اپنی نظر جھکا لے گا اللہ تعالیٰ کو ایسے بندے پہ پیار نہیں آئے گا اس کے دل کو اللہ تعالیٰ بوسے عطا فرماتے ہیں یہی کام عورتوں کو بھی کرنا ہے کل للمؤمنات یغضضن من ابصارهن اے نبی صلی اللہ علیہ وسلم ایمان والی عورتوں سے بھی فرما دیں کہ اپنی نظروں کو جھکا لیں اور اپنی شرمگاہ کی حفاظت کریں اپنی زینت کی چیزوں کو ظاہر مت کریں عورتوں کے لیے بھی حکم ہے کہ اپنی نظروں کو جھکائیں اگر آپ حضرات تو گرمی لگ رہی ہے تو پنکھا چلا سکتے ہیں مجھے لگ رہی ہے دیکھو تھوڑا سا چلا دو اگر خطبہ پڑھ دیا تھا میں نے جزاک اللہ ایک شعر اور سنا دیتا ہوں ہوا و حرص جزاک اللہ ہوا و حرص والا دل بدل دے میرا غفلت میں ڈوبا دل بدل دے گناہ گاری میں کب تک عمر کاٹوں بدل دے دل کا رستہ دل بدل دے تیرا ہو جاؤں اتنی آرزو ہے بس اتنی ہے تمنا دل بدل دے اللہ تعالیٰ ہم سب کا دل بدل دے اپنی رحمت سے جو دل گناہوں کی طرف جا رہا ہے اللہ تعالیٰ اس کو اطاعت کی طرف پھیر دے اپنی رحمت سے تلاوت میں مزہ ہے دوستوں ذکر میں مزہ ہے اللہ کے آگے سجدہ کرنے میں مزہ ہے فیس بک یوٹیوب گندی تصویروں میں مزہ ہے ہی نہیں اور میرے شیخ حضرت والا شاہ فیروز عبداللہ محفن صاحب دعاؤں کا تم عالیہ اللہ ان کی زندگی برکت عطا فرمائے بزرگ عارفین اٹھتے چلے آ رہے ہیں مولانا سلیم اللہ خان صاحب چلے گئے اور کیسے کیسے جلدی حضرت والا چلے گئے ان کے خادم خاص میر صاحب رحمۃ اللہ چلے گئے یہ قرب قیامت میں اولیاء اللہ نیک لوگوں سے اللہ جلدی جلدی اٹھاتے چلے آئیں گے اپنے پاس کیونکہ اللہ تعالیٰ وہ پیارے بندے ہوتے ہیں اللہ تعالیٰ ان کو اپنے پاس جلدی جلدی بلا رہے ہیں کیونکہ میرے شیخ فرماتے تھے کمال ہو میری جان کمانے کے دن ہے یہ چڑیائیں اپنی اپنی بولیاں بول کے چلی جائیں گی اور پھر ہم روتے پھریں گے یہ کہاں گئے ایسے لوگ بتانے والے اور میرے شیخ فرماتے تھے کوئی ایسا بھی ہونا چاہیے ہمیں جو ہمیں ایسی باتیں بتائے اور ہماری دکھتی ہوئی رگ پہ ہاک رکھے ہمیں حضرت والے نے ایک بات عجیب یاد آ گئی دم پر بات یاد آ گئی جانوروں کے اللہ تعالیٰ نے دم لگا دی اس لیے جم لگا دی تاکہ ان کی شرم کی جگہ چھپ جائے انسانوں کے دم نہیں لگائی اللہ تعالی نے, پتا ہے کہ لباس سے اپنی شرم کی جگہ کو چھپا لے گا. یہ میرے شیخ نے فرمایا, اللہ تعالی نے میرے دل میں یہ بات عطا فرمائی, دیکھیں گے اب ہر جانور کی دم ہوتی ہے, دم اس لیے لگا دی تاکہ ان کی شرم کی جگہ چھپ جائے. حضرت والا کی ایک ایسی بات یاد آ گئی تھی. بہرحال تو کیا بات چل رہی تھی, کچھ یاد ہے آپ کو؟ جی ہاں, اللہ والوں کو جلدی اٹھا لیتے ہیں. اللہ تعالیٰ ہم سب کی زندگی میں برکت عطا فرمائے. ہم لوگ زندگی برکت اس لیے مانگنی چاہیے تاکہ ہم اللہ کو خوش کر سکیں, نیک اعمال کر سکیں اور گناہوں سے بچ سکیں. اور میرے شیخ فرماتے تھے اولیاء اللہ کا سب سے بلند مقام ہے اولیاء صدیقین. قرآن شریف میں آتا ہے کہ اللہ انعام یافتہ بندوں میں اللہ شامل فرما. انعام یافتہ کون ہے؟ من النبیین, نبی صلی اللہ علیہ وسلم آخری نبی ہیں, کوئی نبی نہیں آئے گا. پھر صدیقین, شہداء اور صالحین. صدیقین یہ اولیاء اللہ کا سب سے اونچا طبقہ ہوتا ہے, شہداء سے بھی اونچا اگر کوئی صدیق ہے تو. صدیق کون ہوتا ہے؟ جو کہتا ہے اس پر عمل کرتا ہے, محدثین نے اس کی تفسیر لکھی ہے. اور جس کا باطن اتنا مضبوط ہوتا ہے کہ جیسا وہ اللہ والا مسجد حرام اور بیت اللہ اور روضہ مبارک پہ ہے, ویسے ہی اللہ والا وہ لندن کی سڑکوں پر بھی ہوگا اور الفسٹن اسٹریٹ اور بندر روڈ پہ بھی. بندر نہیں بنے گا وہ, حضرت والا فرماتے تھے کراچی میں بندر روڈ ہے, عجیب عجیب روڈ ہیں وہاں پہ, اور وہ عجیب عجیب وہاں پہ بستیوں کے نام ہیں, بھینس کالونی, مچھر کالونی. اور ایک صاحب ناظر کالونی میں رہتے تھے, حضرت والا کے پاس, منظور کالونی میں. حضرت والا کے پاس آیا, آپ کہاں سے تشریف آئے ہیں؟ حضرت والا پوچھتے تھے سب سے, انہوں نے بتایا میں منظور کالونی سے آیا ہوں. تو حضرت والا نے فرمایا میرا اسی وقت ایک شعر ہو گیا کہ اختر وہی اللہ کا منظور نظر ہے, اختر وہی اللہ کا منظور نظر ہے, دنیا کے حسینوں کا جو ناظر نہیں ہوتا. اللہ تعالیٰ اس بندے کو اپنا سلیکٹڈ بندہ, جیسے لوگ بولتے ہیں نا, وہ سیٹلائٹ دیکھ رہی ہے داڑھی والوں, کوئی دیکھ نہیں رہی, داڑھی والے آتے ہی نہیں سیٹلائٹ کے اندر. ہاں اللہ تعالیٰ کا نام باطن بھی ہے, اللہ تعالیٰ چھپا دیتے ہیں, نظر ہی نہیں آتے ان کو. ان کے کتنے ہی وہ ٹپ ٹپ ٹپ ٹپ ٹپ گوگل وغیرہ کر لیں, وہ لوگ گوگل میں لگے رہتے ہیں لوگ, دھنا دھن جو بھی چیز ڈھونڈی ہے گوگل کرا لیا. اب وہ گندی تصویر آ گئی, گوگل کرنے کی ضرورت کیا تھی, اس کا نام ہی گوگل ہے, پاگل بنانا. کیونکہ حضرت والا فرماتے ہیں مسٹروں کو جب تک ٹر نہ ملے ان کو مزہ ہی نہیں آتا, جب تک جس چڑیا کا شکار کرنا ہو, میرے شیخ فرماتے ہیں اسی کی بولی بولنی پڑتی ہے. اب ہم لوگ سندھی زبان مجھے آتی نہیں ہے, اندرونی سندھ جاتے ہیں, تھوڑی بہت سندھی آ گئی ہے, وڈو سٹھو آئے کیڑا حال آئے. اور ایک حضرت والا کے اشعار کا بھی سندھی میں ترجمہ کر دیا, اللہ اللہ کیڑو سٹھو نالو آہے, عاشقو جامینا جام آہے, اللہ اللہ اللہ اللہ جل جلالہ. اللہ کے نام میں بہت مزہ ہے, بہت پیارا ہے اللہ کا نام. ایک اللہ والے فرماتے ہیں, جب میں, مولانا رومی فرماتے ہیں اللہ کے عاشق تھے, جب میں اللہ کا نام لیتا ہوں تو میرا بال بال شہد کا دریا ہو جاتا ہے, ایسا مجھے مزہ آتا ہے. یہ مزہ ہمیں ہی مل سکتا ہے. میرے شیخ فرماتے ہیں اس زمانے میں میں صرف ایک ہی عمل بتاتا ہوں, یہ سارے مزے جتنے اللہ والوں کو ملے پچھلے اولیاء اللہ کو, وہ فٹافٹ پریشر کوکر کی طرح مل جائیں گے. کیونکہ اس زمانے میں کوئی لمبے چوڑے وظیفے نہیں, فحاشی یونانی عام ہے نا, ایئرپورٹ پر, ہسپتالوں میں, یونیورسٹی کالج دفتروں میں, نظر بچاتے جاؤ, ایمان کی حلوائی کی دکان اپنے دل میں پاتے جاؤ, بڑی سے بڑی ہزار بائے ہزار کی مٹھائی کی دکان ملے گی آپ کو دل کے اندر, ہزار بائے ہزار کی دکان مل جائے گی بغیر, فری میں, صرف نظر بچانے سے. اور اللہ تعالیٰ ایمان کی حلاوت دیں گے, پھر اللہ کے نام کا مزہ سجدے میں بھی مزہ آئے گا. سچ بتا رہا ہوں میں, آپ عمل کر کے دیکھیں. قرآن شریف کی آیات ہے, حدیث شریف میں آتا ہے جس نے اللہ کے خوف سے, فضائل اعمال میں بھی لکھا ہوا ہے, من ترکہا مخافتی, مریدوں کے خوف سے نہیں, تبلیغی بھائیوں کے خوف سے نہیں, امام ہے تو مقتدیوں کے خوف سے نہیں, کوئی عورت ہے نیک عورتوں کے خوف سے نہیں, باپ کے خوف سے نہیں, اللہ کے خوف سے. اب بالکل دل چاہ رہا ہے, ماں باپ گئے ہوئے پارٹی کے اندر, شادی کے اندر, اب دل چاہ رہا ہے گناہ کر لوں, اس وقت اللہ کے خوف سے نظر بچاتا ہے اور بہت گناہ کے خیالات آ رہے ہیں, وہاں سے بھاگ جاتا ہے, نیک لوگوں کے پاس جا کے بیٹھ جاتا ہے. حدیث میں آتا ہے جس نے اللہ کے خوف سے نظر بچایا, اللہ تعالیٰ اس کے دل کو ایمان کی حلاوت سے بھر دیں گے. یجید حلاوتہ فی قلبی, فوراً اپنے دل میں پا لے گا. اب آگے بہت سارے اس کے سوال آتے ہیں, نرسوں سے انجیکشن نہیں لگوانا ہے, اور آگے موٹر سائیکل پہ کیسے بچیں. میں بھی بائک چلاتا ہوں, گاڑی بھی چلاتا ہوں, ہوائی جہاز ابھی تک نہیں چلایا, ہوائی جہاز بھی چلا لیں گے. حضرت والا فرماتے تھے اللہ سے بڑھیا چیز مانگو, ہوائی جہاز مانگو, مرسیڈیز گاڑیاں مانگو, اور سب سے بڑھ کے اللہ سے اللہ کو مانگو. اللہ کے خزانوں میں کوئی کمی نہیں ہے. حدیث میں آتا ہے حضور صلی اللہ علیہ وسلم کا تسمہ بھی گم ہو جاتا تھا, وہ بھی اللہ سے مانگنا چاہیے. اور یعنی چھوٹی سے چھوٹی چیز بھی, اگر مفہوم بتا رہا ہوں کہ مچھر بھی کاٹ لے تو ڈینگی وائرس نہیں ہوگا اگر ہم انا للہ و انا الیہ راجعون پڑھ لیں گے. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اگر مچھر بھی کاٹ لے تو انا للہ و انا الیہ راجعون پڑھ لیجئے. بات پھر کہیں اور چلے آئیے, ابھی کام کی باتیں کر لیتے ہیں, کیونکہ علمی باتیں تو بہت ہوتی رہتی ہیں, ہم سنتے بھی رہتے ہیں, پڑھتے بھی رہتے ہیں. मगर काम की बात जिससे हम फौरन फटाफट अल्लाह वाले बन जाएंगे फटाफट फौरन वो है नजर की हिफाजत अपनी नजरों की हिफाजत करना इससे फौरन अल्लाह ताला इंसान अल्लाह ताला अपना क़ुर्ब खास अता फरमाते हैं और बताइए हम दुनिया में आए क्यों हैं देखिए कोई मना नहीं करता इंजीनियर बनने को डॉक्टर बनने को कारोबार छोड़ने को कोई मना नहीं है मेरे शेख फरमाते थे आसमान पे झूलो खुदा को मत भूलो भाई आसमान पे झूलो खुदा को मत भूलो मगर औरत को ये पहले भी अर्ज किया था डॉक्टर नहीं बनना औरत को जॉब करना गाड़ियां चलाना ये सही नहीं है बताइए गाड़ी पंचर हो जाएगी क्या करेंगी वो खैरुन्निसा बीबी क्या करेंगी गाड़ी जब पंचर हो जाएगी किसी मर्द को ही बुलाएंगी ना इसलिए औरतों को ड्राइविंग विराइविंग रास नहीं देती है वो मर्द ही ड्राइविंग सही रहते हैं वो अपनी घर के अंदर मलका बनी रहे औरतों को मैं घर के अंदर ठहरी रहे अब कुछ बातें औरतों के लिए खास तौर पे अर्ज कर देता हूं बहुत दूर से आई हुई हैं कि खवातीन अल्लाह की वलिया कैसे बनेंगी और एक बात बता दूं अगर आप अल्लाह की वलिया मैं और हम सब अल्लाह के दोस्त नहीं बने जो कि फर्ज है तो फिर बेसुकून और परेशान रहेंगे बेशक अल्लाह ताला इंशाल्लाह हम सबको जन्नत में डाल देंगे अल्लाह ताला बहुत करीम और रहीम है वो माओं से ज्यादा मोहब्बत फरमाने वाले मगर जो मजा जो सुकून है कल एक मोमिन मर्द को और औरत को मिलना चाहिए वो नहीं मिलेगा हर वक्त परेशान और बेचैन गुनाह की वजह से गर गिरफ्तार सिफात बदशुदी हम चू दोजख हम अजाब सरमदी मां रूमी फरमाते हैं अगर तुम एक गुनाह में ही मुलविस हो तुम्हें दोजख तलाश करने की जरूरत नहीं है तुम्हारी जात खुद दोजख है अपनी राय पर खुद ही अमल करे जा रहे हैं दाढ़ी एक मुट्ठी होनी चाहिए थोड़ी के नीचे से दाएं तरफ से और बाएं तरफ से अपनी राय पर अमल मत करें कि मैं ऐसा दाढ़ी रख लूंगा तो अच्छा लगूंगा हमें ऐसी दाढ़ी रखनी है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम देखकर खुश हो जाएं औरत को ऐसा पर्दा करना है कि कयामत के दिन हमारी निजात हो जाए अपनी तरफ से पर्दा नहीं करना पर्दा कर लिया बुरका पहन लिया अब पूरे बुरके के ऊपर जो है ऑरेंज ऑरेंज कलर के गोल गोल अंडे बने हुए अब औरत जो है और ज्यादा नमूदार हो जाएगी उसके अंदर तो भाई ढीला ढाला सादा बुरका हो डिजाइन वाला ना हो बुरके के मायने छुपाने के हैं छपने के थोड़ी हैं और नकाब भी डाले आंखों के सामने जाली भी लगाए जाली भी ऐसी लगाती है कि वो सब उसी की तरफ इंसान मुतवज्जे हो जाता है या फिर ए साहब बहुत हंस रहे हो हंसी आ रही है हंसी तो आती है इन बातों पर मौसी खवातीन भी हंस रही होती हैं ठीक है अल्लाह ताला हंसा रही है तो अल्लाह ताला जब हंसाए हंसतों को रुलाया जाता है रोतों को हंसाया जाता है हंसी की बात पे हंसी देना चाहिए हंसी आनी भी चाहिए क्या बात चल रही थी खवातीन के बारे में पर्दे की बात कुरान शरीफ में आता है मीन जलाबी बिहिन के औरत को हुक्म है सर के बालों से जलाब कहते हैं सर के बालों से पैरों के नाखून तक अपने आप को छुपा लें ठीक है तो अगर बुरका नहीं खरीद सकती आपके पास पैसे नहीं है बड़ी चादर से अपने आप को छुपा लीजिए घूंघट निकाल के नकाब कर लीजिए इतना तो कम से कम आप कर सकती है ना इस तरह शुरू कर दीजिए ताकि अल्लाह ताला की रहमत आपके ऊपर शुरू हो जाए वरना अगर आप पर्दा नहीं करेंगी चेहरे से ही तो बदनजरी होती है भले आप बोले मैं काली हूं कलेटी हूं काणी हूं लूली हूं लंगड़ी हूं कुछ भी हो आप भले बदसूरत से बदसूरत हो मगर अल्लाह का हुक्म है पर्दे का तो आपको पर्दा करना है कि अल्लाह का हुक्म है और घर के अंदर हिम्मत और इरादा करें ऐलान कर दें कि भाई मैं आज से बहनोई के सामने नहीं आऊंगी देवर और जेठ और खालू मिसले भालू के घर में चले आ रहे हैं फूफा फूफा करते हुए चले आ रहे हैं बुजुर्गों की बातें हैं इसलिए कोई अगर खालू बैठा हो तो परेशान ना हो ये बुजुर्गों की बातें हंसाने के लिए फरमाया खालू मिसले भालू के घर में चले आ रहे हैं फूफा फूफा करते हुए चले आ रहे हैं तो खालू से भी पर्दा है फूफा से भी पर्दा है और खाला के लड़के ताया के लड़के चचा के लड़के मामू के लड़के इनसे शरीयत ने पर्दा रखा है कुरान और हदीस में सब बता दिया ये महरम ये ना महरम चाहे दिल साफ हो नजर पाक हो शुरू में बात रह गई थी कि वीडियो वाली नाते नहीं देखनी चाहिए वीडियो वाले बयान भी नहीं सुनने चाहिए औरतों के मोबाइल में वीडियो वाली नाते भरेंगे हमें तो बड़ा मजा आ रहा है नाज शरीफ सुन के मजा आ रहा है या देख के मजा आ रहा है ये नफ्स की चाल है आंखों का जिना है और मर्दों को देखना भले दाढ़ी वाला हो ये बदनजरी हो रही है जायज नहीं जब सहाबी को देखना जायज नहीं तो कैसे जायज होगा आप किसी आलिम को या किसी दाढ़ी वाले को या नाज शरीफ पढ़ने वाले को देख लें हिम्मत करें डिलीट करें ये अपने वीडियोस देखना हराम है दारुल उलूम देवबंद का फतवा है चाहे किसी की भी हो अगर कोई साहब आ रहे हैं टीवी के ऊपर फितने से बचाने के लिए फितने को दबाने के लिए उसकी वजह से टीवी रखना घर में थोड़ी जायज हो जाएगा टीवी के इसलिए रखा हुआ है कि हम दीन की तकरीरें सुनेंगे बल्कि इसलिए रखा हुआ है ताकि ड्रामे की जो आदत है क्रिकेट मैच जो कूड़ा करकट है खबरनामे के जितने चैनल खुल गए हैं उसको देखने की आदत है हमारी और उससे डिप्रेशन का मरीज ही बना रहता है इतने सारे चैनल जब घर के अंदर रहेंगे तो डिप्रेशन ही होगा इंसान को और क्या होगा इससे तौबा कर लीजिए घर के सरबरा टीवी तोड़ के निकालें तो औरत को चाहिए इनसे पर्दा करें ना महरम मर्दों से हिम्मत कर ले मखलूक की परवाह मत करें मखलूक कब्र में साथ नहीं जाएगी ये जो लोग हमारा मजाक उड़ा रहे हैं क्या बताइए ये लोग मेरे शेख फरमाते थे क्या कब्र के अजाब से निजात दिला सकेंगे ये लोग जिनकी वजह से हम बेपर्दा हो जाते हैं दाढ़ी को शेव करवा लेते हैं और टीवी घर में रखा हुआ है कि बीवी क्या कहेगी क्या बीवी हमें कब्र के अजाब से निजात दिला सकती है आप बताइए है ये लोग हमें कुल सरात में से गुजरवा सकेंगे वहां तो कोई काम नहीं आएगा कुरान शरीफ की खुली में आया था यौम यफिर अल मरउ मिन अखी व उम्मीही व अभी मां बाप बहन भाई कोई भी पहचानेगा भी नहीं एक दूसरे को वरना अब्बू की वजह से दाढ़ी नहीं रख रहे भाई अब्बू की अदब किया जाएगा बदतमीजी नहीं की जाएगी मगर अब्बू अगर कहें बेटे दाढ़ी शेव कर दो कोई अभी उम्र है तुम्हारी दाढ़ी रखने की अब्बू की बात नहीं मानी जाएगी इसमें दूसरी हदीस शरीफ आई जाएगी मखलूक की इताअत जायज नहीं जब खालिक की नाफरमानी हो रही हो अवश्य कोई भी बड़ा आदमी कहे कि तुम ये क्या मौलवी बन गए हो तो मौलवी बनना कोई बुरी बात है क्या मौलवी बनना गुनाह से बचना फर्ज है मुल्लानी बनना मतलब नेक औरत बनना ये फर्ज है इंशाल्लाह सुकून मिल जाएगा आप हजार समझ रहे हैं तौबा की बात रह गई थी कि जो तौबा कर लेता है ऐसा ही ऐसा उसके गुनाह ही ना किया हो अल्लाह ताला उसकी सारी बुराइयों को नेकियों से बदल लेते हैं और मायूस होने की जरूरत नहीं है अभी गाड़ी में बात चल रही थी कि हजरत उमर रजी अल्लाह अनु देखिए नाऊज़ु बिल्लाह कतल के इरादे से जा रहे थे हुजूर सल्लल्लाहु अलैहि वसल्लम कतल के इरादे से जा रहे थे अल्लाह ताला ने को अल्लाह यजतबी इलैही मन यशा का ज़हूर हुआ अल्लाह ने उनको जज फरमाया हुजूर सल्लल्लाहु अलैहि वसल्लम दुआ भी मांगी थी या अल्लाह दो उमर में से एक को हिदायत अता फरमा तो वो जज हो गए और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हाथ पे बैत फरमाई और माशाल्लाह खलीफा दो हुए अल्लाह ताला जिसको चाहे अपना वली बना सकते हैं मायूस होने की जरूरत नहीं जिस पे चाहे कितने गाने वाले अल्लाह के दोस्त बन गए कितने औरतें जो फिल्मों में काम करती थी ड्रामों में काम करती थी मेरे शेख के बयान में आई पर्दे से मेरा शेख ने उनको देखा ना उन्होंने शेख को देखा हजरत वाला के पास पर्दे से आई माशाल्लाह ड्रामे छोड़ दी एक इंडियन फिल्म में एक औरत काम करती थी हजरत वाला की सीडी मिल गई और सारे जवाब उस बयान में मिलते चले गए उस औरत को उसने कहा ये कौन है वो बेपर्दा थी जहाजों में घूमती रहती थी इधर उधर फिर कराची आ गई वो दुबई से पता नहीं कहां कराची आई कि ये हकीम अख्तर कौन है पर वो कि इतने बड़े वली ये कौन है मैं इनसे मिलूंगी उसको क्या पता कि अल्लाह वाले पर्दा करते हैं वो खानकाह पहुंच गई गुलशन इकबाल और वहां बाहर गार्डों से लड़ने लगी मुझे इनसे मिलना है फरमाया शेख मिलते नहीं है वहां मौजम टेरिस में औरतों का इंतजाम है आप वहां बयान में आए वहां पे आने लगी सारी औरतें हैरान ये जुल्फे खोल के मेकअप शेकअप करके ब्यूटी पार्लर वाली कौन औरत आ गई औरत परेशान होती है भाई यहां तो सिर्फ नेक औरतें आती हैं ऐसी बात नहीं है बयान में हर कोई आ सकता है कितना ही कोई कैसी भी औरत हो और दूसरी औरतों को चाहिए उनको हकीर मत समझे देखिए वो औरत इंडियन फिल्म में काम करने वाली उसने उसको तो अभी कुछ पता ही नहीं पर्दा वर्दे का वो आके बैठ गई और माशाल्लाह वहां की औरतों ने हकीर भी नहीं समझा और फिर आने लगी मेरे शेख के बयान में फिर आहिस्ता आहिस्ता वो बड़ी चादर आ गई फिर बुरका पहन लिया फिर नकाब कर लिया और अब माशाल्लाह इस तक उनके बयानात हो रहे हैं और नेक औरतों में वलीउल्लाह बनी हुई है नेक खलीफा से हजरत वाला की शादी हो गई उसकी और उस दूसरे लोगों को नेक बना रही है जिसको चाहे तू करे अपना वली तू नहीं पाबंद फन का ए गनी जोश में आए जो दरिया रहम का 100 साल काफिर व फख्र औलिया मायूस होने की बिल्कुल जरूरत नहीं अल्लाह की रहमत 24 घंटे खुली हुई है बस हम तौबा कर लें बैठे बैठे तौबा करने में क्या मुश्किल है और तौबा व इस्तिकामत सच्चों की सोहबत से मिलेगी फजाइल तबलीग में लिखा है अल्लाह वाला कौन होता है क्या प्यारी बात लिखी है शेखुल हदीस ने हजरत मौलाना ज़करिया साहब रहमतुल्लाह ने लिखा है अल्लाह वाला कौन जो सुन्नत और शरीयत पे चलता है ये है अल्लाह वाला जो औरतों से पर्दा नहीं करता वो अल्लाह वाला नहीं है जो सुन्नत पे नहीं चलता वो अल्लाह वाला नहीं है जो जमात से नमाज नहीं पढ़ता बोलता है मैं हरम में नमाज पढ़ता हूँ तो भाई हरम की खजूरें खा लो यहाँ के मुरीदों की क्यों खजूरें देके उड़ाते हो करंट वाले बाबा पैदा हो गए 50 जब तक 500 का नोट नहीं लगो तो करंट ही नहीं मारते हो अजीब करंट वाले बाबा हैं या दूसरे भी जितने बाबा बैठे हुए ला ताखुदुहु बाबा मल्ला बाबा लहु हजरत वाला फरमाते थे उसको बाबा मत बनाओ जिसका कोई बाबा ही ना हो जिसपे उलमा कराम का एतमाद ही ना हो तो ऐसे लोगों से अल्लाह बचाए अपनी रहमत से हमें भी बचाए हमारे घर वालों को कयामत तक आई हुई नस्लों को बचाए अल्लाह ताला हम सब एक गुमराह लोगों से अल्लाह ताला हिफाजत फरमाए तो एक तो औरत पर्दा कर ले दूसरा बहुत ऊंचा अमल है औरत इसको आजकल हमारी माएं बहनें बेटियां छोड़ ही दिया इस अमल को वो है शौहर को खुश रखना शौहर की फरमाबरदारी करना शौहर की जायज बातों में इताअत करना हदीस में आता है अगर कोई औरत चूल्हे पे खड़ी हो मफहूम बता रहा हूँ और शौहर उसको अपने पास बुलाए और वो नहीं आती तो उस पे फरिश्ते लानत भेजते रहते हैं आप बताइए फरिश्ते लानत भेज रहे हैं एक औरत है और ये भी मना लिखा है कि नफिल नमाज भी ना पढ़े नफिल रोजे भी ना रखे शौहर से बगैर पूछे अब आप बताइए लंबी लंबी तस्बीहात पढ़ी है शौहर आपका नाराज है अपनी इज्जत को लगाएं दांव पर और शौहर से पैर पकड़ के माफी मांगे सबसे बड़ा रुतबा औरत के लिए शादी के बाद शौहर का रुतबा है वहां शौहर भी आजकल ऐसे जालिम हो गए हैं बहुत पिटाइयां करते हैं गुस्सा करते हैं बीवी का ख्याल नहीं रखते उसके मेरे शेख फरमाते हैं अपनी मोटरसाइकिल का ख्याल रखते हैं अपने कपड़ों और टोपी का ख्याल है है अपने अच्छी अच्छी चीजें खाने का ख्याल है दोस्तों के साथ घूमने का ख्याल है बीवी का कभी ख्याल का पूछा कि उसको किस चीज की जरूरत है उसको क्या चीज अच्छी लगती है मेरे शेख अपनी अहलिया का इतना ख्याल रखते थे कि वो कहती थी बिस्कुट ले उसको खास बिस्कुट उनको पसंद था पीरानी साहिबा को हजरत वाला शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह को तो उनका खास बिस्कुट सदर से लेकर आते थे हजरत वाला एक भी नहीं दो दो तीन तीन बिस्कुट लाते थे कि मेरी अहलिया को पसंद है अल्लाह ताला कितना खुश होते होंगे समझ से बाजाहिर है छोटी छोटी सी बातें जहां सोच लेकिन ये चिंगारी है इसको तो दीन समझना ही छोड़ दिया है मर्दों ने भी औरतों ने भी कि अखलाक भी कोई चीज है एक औरत थी हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया वो औरत खूब नमाजें पढ़ती है जिक्र तहज्जुद खूब धड़ाधड़ तस्बीहात घुमाती है मगर उसके अखलाक से सारा महल्ला परेशान है उसके पड़ोसी परेशान है क्या फरमा रहे हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम हिया फिर नार ये जहन्नम में जाएगी अब मेरे शेख फरमाते हैं कहां गया तहज्जुद कहां गई तिलावत और जिक्र फरमा रहे जहन्नम में जाएगी इसके अखलाक खराब है फिर एक औरत के बारे में अर्ज किया गया या रसूलुल्लाह ये एक औरत है माशाल्लाह पांचों की नमाज पढ़ती है जरूरी इबादत करती है मगर इससे सारा महल्ला खुश है बड़ी अच्छी अखलाक वाली है फरमाया हिया फिल जन्ना ये जन्नत में जाएगी मेरे शेख फरमाते थे देखा आपने अखलाक का कितना वजन होता है अखलाक वाले के लिए हदीस शरीफ में आता है पूरे दिन जिसने रोजा रखा हो पूरी रात जिसने इबादत की हो इतना बड़ा उसका रुतबा होता है अखलाक वाले के क्योंकि अखलाक से दिल एकदम चीरा चूरा चूर हो जाता है बुराई का बदला अच्छाई से देना बीवी की खताओं को माफ करना और दुश्मनों को भी दोस्त बनाना एक बुरा शख्स सरादा कबीले का हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया ये मैं अपने शेख से बात सुनी हदीस शरीफ में आता है ये कबीले का बड़ा बुरा शख्स है ये आ रहा है तो हुजूर सल्लल्लाहु फिर जब करीब आ गया हज़रत आयशा रजी अल्लाह तआला अन्हा से फरमाया हम लोग बस खत्म करेंगे कि हमें 8:30 बजे वहां पे नमाज पढ़नी है जामा मस्जिद में 10 नंबर में क्योंकि वहां 10 नंबर में बयान है अजान कब होगी आपकी 8 बजे 7:55 पे अजान होगी जब उससे पहले हम खत्म करेंगे हम जब निकल जाए फिर अजान दिलवा दीजिएगा हम वहीं पे जाके नमाज पढ़ेंगे जज़ाकअल्लाह खत्म कर रहा हूँ बस मगर ये बात मुकम्मल कर लूँ ना 5 मिनट बाद भी दे सकते हैं 8 बजे भी अजान हो सकती है इतनी दूर से आए तो आप बात मुकम्मल कर सकते हैं 7:55 पे अजान दें 8 बजे अजान दें इसमें कोई मुश्किल तो नहीं है ना भाई 5 मिनट से कोई फर्क थोड़ी पड़ेगा अजान थोड़ी देर में भी दे सकते हैं तबलीगी मरकज में जब ईशा का बयान होता है कितनी देर लग जाती है बात पूरी करके उठते हैं क्योंकि दीन की बातें सुनने और खुसूसन ऐसी बातें जो गुनाह छोड़ने वाली हों कितनी दिनों बाद हमें सुनने को मिलती हैं तो ये तो हमारी रूहानी गिजाएं इससे रूह को सुकून मिलता है इससे कितने लोगों की जिंदगियां बदल जाती हैं कम अज कम आखिरत की फिक्र पैदा हो जाती है कि मैं कहां जा रहा हूं तुझे पहले बचपन ने बरसों खिलाया जवानी ने फिर तुझको मजनू बनाया बुढ़ापे ने आके फिर क्या क्या सताया अजल तेरा कर देगी एक दिन सफाया जगह जी लगाने की दुनिया नहीं है ये इबरत की जा है तमाशा नहीं है क्या बात चल रही थी औरत के शौहर के हुकूक और मर्दों के लिए कि हम अपनी बीवियों का ख्याल नहीं रखते हैं तो अपने बीवी का ख्याल उससे पूछें और मेरे शेख ने फरमाया तन्हाई में जाके उससे गले लगकर उससे माफी मांगे कि मैंने आज तक जो तुम्हें सताया मुझे अल्लाह के लिए माफ कर दो और जो है उसको कुछ पॉकेट मनी भी दे थानवी रहमतुल्लाह ने फरमाया जितनी आपकी सैलरी और जितनी आपकी इनकम है उसके मुताबिक औरत को पैसे दे देना चाहिए पॉकेट मनी हर महीने कुछ पैसे देने चाहिए उसका हिसाब भी नहीं लेना चाहिए ये उसका हक है और जब दे दिया तो पूछना भी नहीं चाहिए मैंने तुम्हें 3,000 रुपए दिए थे निकालो भाई मेरे पास कड़की चल रही है आजकल बस अब दे के भूल जाए उसको उसका हिसाब भी ना ले वो चाहती है जब अपने माँ के पास जाती है चाहती है अपनी बहनों पे कुछ खर्च करूं अपनी वालदा पे कुछ खर्च करूं कुछ हदिया दूं उसका हिसाब भी ना ले वो उसको दे दे और भूल जाए उसको देके ये हजरत थानवी रहमतुल्लाह फरमाया औरत का बीवी का हक है औरतों को उसका और औरत को रूठने का भी हक हासिल है औरत जब रूठ जाए बहुत सी औरतें आधी अकल की होती हैं जल्दी जल्दी रूठती रहती हैं आयशा सिद्दीक हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ए आयशा जब तू रूठ जाती है मुझे पता चल जाता है हमारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने अर्ज किया है रसूलुल्लाह आपको कैसे पता चल जाता है फरमाया जब तू रूठी रहती है ना तो इब्राहिम के रब की कसम खाती है और रब इब्राहिम और जब तू मुझसे खुश होती है और रब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के रब की कसम खाती है मेरे शेख ने फरमाया ये भी औलिया मस्जिद में सुनाया सब लोग बड़े बूढ़े बूढ़े लोग ज्यादा हंस रहे थे इसमें मुझे भी मजा आ रहा था ये हंसने वाली बात पे हंसी आनी चाहिए बहुत से लोग हंसते नहीं अरे भाई हंस दीजिए एक दफा सहाबा किराम इतना मुस्कुराए क्योंकि दाढ़े नजर आए खिलखिल लोट पोट हो गए हदीस में आता है मगर उनके दिलों में ईमान पहाड़ों जैसा था ये गफलत वाली हंसी थोड़ी है गफलत वाली हंसी वो मुर्दा जो दिल को करती है गफलत वाली हंसी टीवी वीसीआर गीबत करके जो हंसा जाता है ये नेक लोगों में हंसना उनकी आप लोग सब नेक हैं माशाल्लाह आपकी बरकत से मुझे भी नेक बना दे अपनी रहमत से क्या बात अर्ज कर रहा था हाँ तो मेरे शेख ने फरमाया बीबी रूठ जाए तो उसको जब वो उधर मुंह करके सो जाए उसके मुंह में बल्ला हलवाई का गुलाब जामुन छोटा वाला डालो, ये तो मैं अपनी तरफ से जरा और ज्यादा बता रहा हूं, छोटा वाला डालो, अगर वो गालियां भी देगी तो मीठी मीठी गालियां निकलेगी और ये सोच दो कि तुमने मैना पाल रखी है, बोले जा रही है तुम चुपचाप बैठे रहो भाई उसकी खताओं को माफ करना चाहिए। अब शादी हो गई, खुद ही तो शौक से कहा था माइक पर कि कबूल है भाई, अब कबूल कर लिया, भूल गए जब शादी हुई थी निकाह हुआ था, और जब बच्चे हो गए तो अब बुरी लग रही है, दूसरी शादी का ख्याल आ रहा है, क्यों आ रहा है दूसरी शादी का ख्याल, ख्याल भी नहीं आना चाहिए, अदल कोई करना बहुत ही मुश्किल है, दूसरी शादी क्यों करते हैं, अक्सर लोग दूसरी शादी इस वजह से करते हैं कि पहली बीवी एक्सपायर होती हुई नजर आ रही है भाई मना नहीं है, कुरान शरीफ में खुला हुआ हुक्म है, बिल्कुल खुला हुआ, फाइन खिफ तुम अल्लाह तादिलू, अगर तुम्हें खौफ है तुम अदल नहीं कर सकोगे तो एक बीवी पे राजी रहो भाई। अब जब अपनी एक ही बीवी को पाल लगा लें बड़ी बात है, जो वक्त बचे उसको दीन के कामों में लगाएं, कितनी जरूरत है इस वक्त खुदामे दीन की, सारे आलम में कैंसर फैला हुआ है इस वक्त, और हम लोग जो है मना नहीं है, कर सकते हैं, हमारा अदल जरूरी होगा, वो मुफ्तियाने कराम से पूछना पड़ेगा, अदल नहीं करेंगे तो बहुत जो है पकड़ हो जाएगी हमारी, एक ही बीवी नहीं संभल रही, बच्चे नहीं संभल रहे हमसे, दूसरी बीवी क्या संभालेंगे हम लोग वो फिर बात कहीं और चली जाएगी, बहुत लंबी लंबी हजरत वाला की बातें हैं, उसके लिए मगरिब से ईशा का वक्त काफी नहीं है, जरूरी बातें अर्ज कर देता हूँ बस, और उसमें बहुत सारी बातें निकल भी आती हैं, आपके जहनों में बहुत सारे सवाल भी आते होंगे, फोन करके मुझसे पूछ लें, वरना मेरे शेख की भी किताब तकसीम होगी, गुरफा का नंबर लिखा हुआ है, हजरत वाला के खादिमीन बैठे रहते हैं सुबह से शाम तक, कोई ऐसी बात हो तो उनसे पूछ लीजिए फोन करके, अभी किताबें तकसीम होगी उनसे फोन करके पूछ लें, लोकल नंबर है कराची का, फोन करके पूछ सकते हैं कि भाई ये आए थे उन्होंने ये बात कही थी, अगर कोई ऐसी बात होगी मैं तौबा कर लूंगा, इसमें कोई तौबा करने में और माफी मांग लूंगा, माफी करने मांगने से कोई छोटा थोड़ी हो जाता, गलतियां इंसान से हो सकती हैं, फिसल सक जाती है कभी कभार जबान। बहरहाल तो मैं अर्ज कर रहा था बीवियों का ख्याल रखें, और औरत को चाहिए कि हदीस में आते हैं जो औरत पांचों की नमाज पढ़ती है, रमजान शरीफ के रोजे रखती है और अपनी इज्जत की हिफाजत करती है और शौहर का हुकूक का ख्याल रखती है, तो उसको हुक्म होगा जन्नत के आठों दरवाजों में से जिस दरवाजे से जाना चाहे चली जाए, ऐसा अल्लाह ताला ऐसा प्यारा अमल रखा है औरतों के लिए, छोटा सा अमल है, पांचों की नमाज पढ़ ले, रमजान के रोजे रख ले, इज्जत की हिफाजत करे, पर्दा करे, शौहर के हुकूक का ख्याल रखे, कितनी तकलीफें आए सब बर्दाश्त कर लीजिए, तकलीफें तो आएंगी दुनिया में जब रह रहे हैं मियां बीवी। और एक बात मेरे ससुर ने मुझे नसीहत की थी, मेरे ससुर हजरत वाला के खलीफा अल्हम्दुलिल्लाह अदा नेक औरत अदा फरमाई अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है, शादी के बाद वो फरमाए थे, मैं ससुरों की नसीहत नहीं कर रहा हजरत वाला की बात बता रहा हूँ, जब नई नई शादी होती है, शादी हो जाती है, शादी के बाद शैतान छोटी छोटी बातों में लड़वाता है, छोटी छोटी बातों में, तो शैतान अपना तख्त लगवाता है इब्लीस, और वो खुश होता है, एक आता है मैंने ये गुनाह करवा दिया, एक आता है मैंने ये गुनाह करवा दिया, और एक शैतान आता है मैंने आज मियां बीवी में लड़ाई करवा दी है, वो बोलता है शाबाश हो वड्डो सुठो आए तुमने जबरदस्त काम किया है, क्योंकि मियां बीवी लड़ते हैं ना, झूठ गीबत बोहतान दो खानदान बर्बाद, बच्चे की आहें बच्चों का रोना, और एक ही दबाव में तीन तीन तलाक दे देते हैं, कुछ रखना चाहिए भाई, कुछ गुस्से को काबू में रखना चाहिए, हदीस में आता है पहलवान वो शख्स है जो गुस्से के बाद गुस्से को पी जाए, गुस्से की इस्लाह करवाएं वरना लोग हमसे दूर हो जाएंगे, गुस्से की इस्लाह बड़ी मुश्किल से होती है, इलाजुल गजब मेरे शेख की किताबें मंगवा लें पढ़ लीजिए, इतने ऐसे ऐसे खान साहब थे बीवी पे पिटाइयां करते थे उससे जंजीरों से मारते थे, मेरे शेख की किताब पढ़ ली इलाजुल गजब, ऐसी ऐसी प्यारी उसमें हदीस शरीफ है माशाल्लाह, और माशाल्लाह बीवी पे रहम करते हैं, हदीस में आता है गुस्से वाले शख्स से ईमान की हलावत छीन ली जाती है, ईमान उसका कड़वा हो जाता है जो गुस्सा करता है, गुस्सा आए तो दूसरे कमरे में चले आए, उस तक जुल्म ना करें, पिटाई मत करें, झिड़के मत बीवी को, माफ कर दें, मेरे शेख ने नसीहत की थी बीवी की 1,00,000 खताएं हो, 1,00,000 खताएं उसकी माफ करो, फिर देखो कैसा सुकून मिलता है, घर जन्नत बन जाएगा हमारा। एक बस दो बातें और, एक मुट्ठी दाढ़ी का बता दिया, बुखारी शरीफ में आता है मर्दों के लिए हुक्म है खड़े हों चल रहे हों टखने मर्दों के 24 घंटे खुले रहने चाहिए, मां असफला मिनल काबाइन मिनल इजारी फिन्नार, ऊपर से जो लिबास आ रहा है उससे टखना छुपेगा वो जहन्नम की आग में जलेगा। अल्लाह के लिए हम मर्द हजरात अपने टखने जब खड़े हों चल रहे हों खोल के रखें, दफ्तर जाए यूनिवर्सिटी जाए बच्चों को छोटे बच्चे हैं उनके भी पैंटे कटवा दें ताकि वो टखनों से ऊपर रहें, मोजे से छुप जाए कोई बात नहीं, मोजा चाहे गर्दन तक सिलवा लें, मोजे से कुछ नहीं होता, बस सलवार कुर्ते पजामे से टखने छुपाना हराम है। एक सहाबी आए या रसूलल्लाह मेरी पिंडलियां सूख गई हैं क्या मुझे टखने छुपाने की इजाजत है, फरमाया ला तुसबिल टखने मत छुपाना, अल्लाह ताला टखने छुपाने वालों से मोहब्बत नहीं फरमाते, तो और फरमाया बीमारी जो है अल्लाह की तरफ से है और नाफरमानी तुम्हारी तरफ से होगी, तो उसको भी इजाजत उनको भी इजाजत नहीं दी, पिंडलियां सूख गई थी उनकी सहाबी की, इजाजत नहीं दी कि तुम टखने छुपा सकते हो, इसलिए मर्द हजरात बहुत से लोगों को देखा माशाल्लाह खूब बयान भी करते हैं मगर जब जॉब पर जाते हैं पैंट पहन के टखने छुपे हैं उस वक्त क्या जॉब पर अल्लाह ताला नहीं होता क्या उस वक्त भी टखने खोल के जाएं मैचिंग के मोजे पहन लें बॉस से मत डरें इज्जत तक्वा के अंदर है बॉस इज्जत देने वाला नहीं है इंशाल्लाह आप तक्वा से रहेंगे लोग मजाक शुरू में उड़ाएंगे बोलेंगे क्या जून जुलाई आ गया क्या बारिश हो रही है क्या कीचड़ ज्यादा हो गया उन्होंने टखने खोल लिए उनसे बोलो कि हां गुनाहों का कीचड़ बहुत ज्यादा हो गया है मुझे डर है कहीं मैं फिसल ना जाऊं इसलिए मैंने टखने खोल लिए और उसको बुखारी दारुल इफ्ता से जाके हदीस शरीफ दिखा दिए कि टखने छुपाना हराम है लोग बोलते हैं तकब्बुर की वजह से तो डबल हराम है और अगर बगैर तकब्बुर के है तो वो भी सिंगल हराम है और कबीरा गुनाह है क्योंकि इस पे जहन्नम की वईद आ रही है मर्दों के लिए और एक नजर की हिफाजत कर लें हम मर्द हजरत हिम्मत करके फेसबुक का अकाउंट डिलीट करें मुफ्ती दकी उस्मानी साहब दारुलकातम अली का फतवा है इस पे हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मजाक उड़ाया गया है और हम लोगों ने अपने फेसबुक का अकाउंट मैं दीन की बातें फैलाता हूं दीन की बातें फैलाने के लिए फेसबुक अकाउंट कोई जरूरी नहीं है अगर अमल करेंगे खुशबूदार ईमान होगा तो घर वाले खुद ही करीब आ जाएंगे पूरी दुनिया को दीन फैला रहे हैं और अपने घर में आग लगी हुई है टीवी तोड़ के निकलता ही नहीं हमसे टीवी देखने वाले को सुकून कैसे मिल सकता है सच्ची तौबा कर लें अल्लाह ताला हम सबको सच्ची तौबा की तौफीक दे मुख्तसर दुआ कर लेते हैं खवातीन के लिए किताबें भिजवाई जाएंगी आप हजरात के लिए भी किताबें हैं किताबें ले लीजिएगा उस पे मेरे शेख का एड्रेस भी लिखा हुआ है फोन नंबर भी लिखा हुआ है और लाइव मजलिस का भी उसमें लिखा हुआ है सल्लल्लाहु अलैहि नबी उम्मी अल्लाह हम सबको हमारे घर वालों को माफ फरमा दीजिए अल्लाह वाला बना दें हमारा यहां आना कबूल फरमा लीजिए बयानों कबूल फरमा लें अमल वाला बना दें ए अल्लाह हम सबको सच्ची तौबा की तौफीक दे दीजिए दिल को फेर दीजिए नजर की हिफाजत की तौफीक दे दीजिए ए अल्लाह औरतों से हसीन लड़कों से नामहरम औरतों से नजर बचाने की तौफीक दे दीजिए ए अल्लाह हिम्मत अता फरमा दीजिए कुरान शरीफ की आयत पर अमल यगुज़ु मिन अफ्सारिहिम पर हमें तौफीक अता फरमा दीजिए ए अल्लाह आपका हुक्म है मगर मुआशरा सारा और सब लोग हर जगह फाशी उरियानी औरतें हर जगह चेहरा खोल के घूम रही हैं नजर बचाना मुश्किल हो गया है मगर आप आसान फरमा दीजिए हमें हिम्मत दे दीजिए कि नामहरम औरत से नजर बचा लें ए अल्लाह हमें ताकत अता फरमा दीजिए फजल फरमा दीजिए अल्लाह वाला बना दे अल्लाह वाला बना दे जज फरमा लें अपनी तरफ खींच लें जितनी माएं बहनें बेटियां आई हैं उन सबको भी अल्लाह वाली राविया बसरिया और जज फरमा लीजिए उन सबको या अल्लाह खास फजल फरमा दीजिए ए अल्लाह मेरे शेख मौजूदा हजरत वाला शाह फिरोज अब्दुल्ला मेमन साहब दामोद रकातुम आली की जिंदगी बरकत अदा फरमा जितने दीन के काम हो रहे हैं तबलीग दावत की मुबारक मेहनत मसाजिद मदारिस सच्चे अल्लाह वालों की खानकाहें सबकी फरिश्तों के जरिए मदद फरमा ए अल्लाह उलमाए करहम की हिफाजत फरमाए मस्जिद के आइम्मा हजरात खादिमीन कारी साहिबान की मदद फरमा सारे आलम के मुसलमानों की रहमत की बारिश फरमा पाकिस्तान की एक एक इंच जमीन की हिफाजत फरमा ए अल्लाह बर्मा के मुसलमान शाम के मुसलमानों की मदद फरमा दीजिए बैतुल मुकद्दस हरम शरीफैन की हिफाजत फरमा पाकिस्तान को नजर लगने से बचा ले इसकी एक एक इंच जमीन की हिफाजत फरमा दे हमारे प्यारे वतन पाकिस्तान की हिफाजत फरमा दीजिए ए अल्लाह हमारे उलमाए कराम जो मौजूदा मशाइख उलमा और बड़े बड़े हजरात हैं उनकी हिफाजत फरमा दीजिए व सल्लल्लाहु अलैहि नबी उम्मी आमीन या रहमान जज़ाकअल्लाहु खैर